यो अनि सार्वजनिक सेवाको सन्दर्भमा तलब निर्धारणका आधार र सिद्धान्तहरू के हुन्, नेपालमा कसरी तलब निर्धारण हुन्छन्, ती सिद्धान्तको प्रयोगको अवस्था के छ, त्यस्तै गरिकन यो नेपालमा तलब सम्बन्धी समस्याहरू के छन्, समाधान गर्न के गर्नुपर्छ, अहिलेका व्यवस्थाहरू के छन्, यो चाहिँ थाहा पाउनुपर्छ। त्यसैले सबभन्दा पहिला तलब र अन्य सुविधालाई परिभाषित गर्दै यी दुई बिचको भिन्नताहरू उल्लेख गर्नुहोस् भन्नेबाट सुरु गर्छु। तलब भत्ता सुविधा भन्ने कुराहरू हुन्छ। भत्ता झन्डै झन्डै तलबसँगै एकै ठाउँमा आउने कुरा हुन्छ भनेदेखि अन्य सुविधा चाहिँ अलग कुरा हो। त्यसैले यो तिनटै एकछिनलाई मैले भत्ता पनि अलिकति बुझाउँछु, तलब पनि बुझाउँछु, अनि अन्य सुविधा के हो भन्ने कुरा पनि बुझाउँछु। निजामती सेवामा पहिल्यै प्रवेश गरिसकेका साथीहरूलाई त केही केही थाहा होला, तैपनि तपाईँहरूले यसलाई डिफाइनै गर्न चाहिँ सक्नुहुन्न। खास तलब भनेको चाहिँ कुनै पनि कर्मचारीले निश्चित सङ्गठनमा तोकिएको काम गरे बापत अवधिको हिसाबले वा कार्य सम्पादनको आधारमा दुईटा कुरा है, एउटा हाजिरीका आधारमा भनौँ न, अवधि भनेको हाजिरीका आधारमा वा कार्य सम्पादनको मापनका आधारमा, सम्पादित कामको परिणामको आधारमा दुईटा कुरा, एउटा चाहिँ बेस अन दि एटेन्डेन्स अफ इम्प्लोइ, यति दिन हाजिर भयो अनि तलब पायो, अर्को चाहिँ बेस्ड अन दि पर्फमेन्स अफ दि इम्प्लोइ, कर्मचारीको कार्य सम्पादन, दुईटा त हाजिरी वा कार्य सम्पादन मापनका आधारमा आवधिक रूपमा, त्यो आवधिक भनेको के हुनसक्छ त भन्दा कतिपय देशमा साप्ताहिक हुनसक्छ, पाक्षिक हुनसक्छ 15-15 दिनमा, वा मासिक हुनसक्छ, चौमासिक हामीले शिक्षकको तलब दिन्छौँ, वार्षिक पनि हुनसक्छ। यसरी आवधिक रूपमा हाजिरीका आधारमा वा कार्य सम्पादन परिणामको आधारमा दिइने मौद्रिक भुक्तानीलाई तलब भनेर भनिन्छ। तलब अहिलेको जमानामा संसारमा जहीँ पनि मौद्रिक भुक्तानी दिइन्छ। पहिला पहिला जग्गा दिने, सामग्री दिने यस्तो पनि हुन्थ्यो, तर अहिले त्यो हुँदैन है। त्यसैले बुझ्नुभयो, कुनै सङ्गठनको निश्चित काम सँग आबद्ध भएर त्यो काम गरे बापत उसको दैनिक हाजिरीका आधारमा वा सम्पादित कामको परिणामका आधारमा कर्मचारीलाई आवधिक रूपमा प्रदान गरिने मौद्रिक भुक्तानी तलब हो। त्यसो भए भत्ता भनेको के हो त भन्दाखेरि, भत्ता चाहिँ त्यस्तो अवस्थामा मात्रै दिइन्छ जुन तलबभन्दा अतिरिक्त काम गरे बापत, नियमित काम गरे बापत भत्ता पाउँदैन, यस एउटा मेजर चाहिँ अतिरिक्त जिम्मेवारी वहन गरे बापत भत्ता पाउँछ। उसले जुन पदमा छ, जुन तलब स्केलमा काम गरिराखेको छ, त्योभन्दा अतिरिक्त जिम्मेवारीको काम पायो भने त्यो काम गरे बापत भत्ता पाउँछ। हिजो मैले तपाईँहरूलाई भने नि, बिहान कार्यालय समयभन्दा अघि पछि कुनै कार्यदलमा बसेर ऐन बनाउने, कार्यविधि बनाउने, स्टडी गर्ने ठाउँमा कर्मचारीहरू भए त्यो उसको कार्य जिम्मेवारीमा टर्म्स अफ रेफरेन्समा हुँदैन, तर त्यस्तो काम सङ्गठनले दियो भने त्यो चाहिँ बैठक भत्ता प्राप्त गर्छ। वा चुनौतीपूर्ण काम गरे बापत, चुनौतीपूर्ण भनेको के हो त भन्दा, तपाईँले चाहिँ सामान्य काम टेबल कुर्सीमा बसेर काम गर्ने मान्छेले भन्दा दिनदिनै फिल्डमा खटिएर काम गर्ने मान्छेले फिल्ड भत्ता पाउन सक्छ। त्यस्तै गरिकन कुनै हस्पिटलमा एक्सरे मेसिन अपरेट गर्ने काम गर्दैछ, वा कुनै अतिरिक्त जोखिम भएको ठाउँमा बसेर कार्यालयमा कुनै पनि ठाउँमा काम गर्दैछ भने त्यस्तो जोखिमपूर्ण काम गरे बापत पनि भत्ता प्राप्त गर्न सक्छ, कर्मचारीलाई दिन सकिन्छ त्यो आधारमा। वा कठिन परिस्थितिमा, जियोग्राफिकल्ली हुन्छ नि, दुर्गममा काम गरे बापत, सेवा सुविधाहरू नपुगेका ठाउँमा गएर काम गरे बापत दुर्गम भत्ता यस्तो पनि प्राप्त गर्न सक्छ। वा चाहिँ अब उसको जीविकोपार्जनका लागि चाहिने आधारभूत कुरा जस्तो पोसाक भत्ताको कुरा हुनसक्छ, आदि इत्यादि यी यस्ता खालका भत्ताहरू, त्यो र त्यो भत्ताहरू पनि मौद्रिक भुक्तानी नै हुन्छ। अनि तर त्यसका नियमित कामभन्दा अलावाका काम र अवस्थाका आधारमा दिइन्छ त्यस्तो भत्ता चाहिँ, भनिहालेँ मैले, चुनौतीपूर्ण अनि जोखिमयुक्त दुर्गम क्षेत्रमा अतिरिक्त समय काम गरे बापत, अतिरिक्त जिम्मेवारी वहन गरे बापत र विशेष प्रकृतिको काम गरे बापत चाहिँ भत्ता पाउन सक्छ कर्मचारीले। यो पनि मौद्रिक भुक्तानीमै दिइन्छ र यो कार्य सम्पन्न भएपछि यो तलब जस्तै यो आवधिक भन्ने त्यस्तो ठ्याक्कै चाहिँ हुँदैन, भुक्तानी गरिन्छ। तर यो तलब र भत्ता बाहेक अब जस्तो विशेष अवस्था अघि महँगी भत्ता पनि त्यसमा आउँछ होइन। यो बाहेक पनि कर्मचारीहरूले अरू सुविधाहरू पाउँछन्, त्यस्तो सुविधालाई चाहिँ हामी अन्य सुविधा भन्छौँ, फ्रिन्ज बेनिफिट भनेर भन्छौँ है, फ्रिन्ज बेनिफिट। त्यो फ्रिन्ज बेनिफिट अथवा अन्य सुविधा भनेको चाहिँ के हो त भन्दाखेरि, यसमा खास गरिकन प्रोत्साहन पर्छ एउटा होइन। प्रोत्साहन, प्रोत्साहन भनेको चाहिँ के बापत दिइन्छ त भन्दा, कार्य सम्पादनको मापन गरेर बढी राम्रो काम गर्नेलाई बढी र कम राम्रो काम गर्नेलाई कम दिने हुनसक्छ एउटा प्रोत्साहन है। प्रोत्साहन भनेको वा चाहिँ कर्मचारीलाई उत्प्रेरित गर्न कुनै यो तलब र भत्ता भन्दा अतिरिक्त सुविधाहरू पनि दिन सकिन्छ, त्यो पनि प्रोत्साहनमा पर्छ। त्यसपछि गएर अर्को चाहिँ यो के अरे अतिरिक्त सुविधा अन्तर्गत चाहिँ के पर्छ त भन्दाखेरि चाहिँ यो बोनस हुनसक्छ अथवा लाभांश, त्यही बोनसकै जस्तै लाभांशको बाँडफाँड हुनसक्छ, अथवा सङ्गठनले उसको सफलताका अवसरमा दिने विभिन्न पारितोषकहरू पनि हुन सक्छन्, ती पनि अतिरिक्त सुविधा अन्तर्गत पर्छ भनेदेखि। अर्को अतिरिक्त सुविधा भनेको चाहिँ के हो भनेदेखि, वेलफेयर के अरे इम्प्लोइ वेलफेयर बेनिफिट भन्छ, कर्मचारी कल्याणका सुविधाहरू, सामाजिक सुरक्षाका सुविधाहरू, ती भनेको चाहिँ एउटा चाहिँ पेन्सन भयो अथवा निवृत्ति भरण होइन, अनि त्यसपछि गएर तपाईँको चाहिँ यो औषधोपचार खर्च हुनसक्छ होइन, अथवा तपाईँको बिदा बापत अथवा पेइङ लिभ हुन्छ, तलब भत्ता सुविधा सहितको बिदा अथवा बिदा बापतको पाउने पैसा हुनसक्छ, इन्धन खर्च हुनसक्छ, अथवा तपाईँलाई चाहिँ भनौँ न सन्तति वृत्ति, छात्र छोराछोरीको पढाइका लागि दिइने सुविधा हुनसक्छ, यस्ता खालका सामाजिक सुरक्षाका सुविधाहरू पनि अतिरिक्त सुविधाहरू अन्तर्गत पर्छन् भने, एउटा अर्को प्रकार चाहिँ सेवाहरू भन्ने हुन्छ है। एकचोटि फेरि रिकल गराउँछु, तलब निश्चित सङ्गठनमा निश्चित पदमा तोकिएको जिम्मेवारी काम गरे बापत उसको सम्पादित कामको परिणामका आधारमा वा दैनिक हाजिरीका आधारमा आवधिक रूपमा गरिने मौद्रिक भुक्तानी, भत्ता, अतिरिक्त काम, चुनौतीपूर्ण काम, जोखिमपूर्ण काम, विशेष परिस्थिति, बजार महँगी, यस्तो अवस्थामा दिइने मौद्रिक भुक्तानी नै, अनि त्यसपछि अतिरिक्त सुविधा भनेको चाहिँ तलब र यस्तो भत्ता भन्दा बाहेकका अरू मौद्रिक र गैर मौद्रिक दुइटै हुन सक्छन् सुविधा। त्यो मध्ये एउटा मैले इन्सेन्टिभ भने, जुन पर्फर्मेन्स बेस सामान्यतया हुन्छ, कर्मचारीलाई कार्य सम्पादनमा उत्प्रेरित गर्नका लागि इन्सेन्टिभ दिइन्छ, 100% पर्फर्मेन्स गर्यो भने 50% पाउने, त्योभन्दा बढी गर्यो भने 80% पाउने भनेर, वा कम गर्यो भने वा प्रतिशत बराबर केही इन्सेन्टिभ, यस्तो खालको इन्सेन्टिभहरू हुनसक्छ। अर्को चाहिँ बोनस, मुनाफा, प्रतिफल, यस्तो सङ्गठनले बाँड्ने त्यो पनि अतिरिक्त सुविधा हुन्छ, त्यो निजामतीमा त यस्तो धेरै हुँदैन तर संस्थानहरूतिर हुन्छ। त्यसपछि गएर अर्को चाहिँ के हुन्छ त भन्दाखेरि, सामाजिक सुरक्षा वा कर्मचारी कल्याणका कार्यक्रमहरू हुन्छन्, त्यो भनेको बिमा, सञ्चय कोष, नागरिक लगानी कोष, अनि त्यसपछि पेन्सन, अनि त्यस्तै गरिकन यो सन्तति वृत्ति, शैक्षिक वृत्ति अथवा स्वास्थ्य उपचार खर्च, यस्ता कुराहरू भए, अनि त्यसपछि सेवाहरू हुन्छन्। अघि भनेका अतिरिक्त सुविधाको इन्सेन्टिभ होस्, बोनस अथवा मुनाफा वितरण, लाभांश वितरण, यी पनि मौद्रिकमै हुन्थे, तर कुनै आवधिक हिसाबले यसरी नियमित हुँदैनन्, ती आकस्मिक हुन्छन् अथवा निश्चित अवस्थामा गरिन्छ, तर इन्सेन्टिभ पनि स्थिर हुँदैन, कुनै महिना कम कुनै महिना बढी हुन्छ, अनि ती सुविधा अरू सुविधाहरू अघि मैले भनेको नि मौद्रिकै हुन्थे, तर सेवा चाहिँ जुन छ नि सेवाहरू भन्ने चाहिँ मौद्रिक हुँदैनन्, यिनीहरू चाहिँ गैर मौद्रिक सुविधाहरू दिइन्छ सेवा अन्तर्गत, सर्भिसेस अन्तर्गत चाहिँ। त्यो भनेको के हो त भन्दा, तपाईँ पास भएर दुर्गममा कार्यालय प्रमुख भएर जानुभयो भने बस्ने क्वार्टर पाउनुहुन्छ, त्यो बाबत पैसा तिर्नु पर्दैन, त्यो सर्भिस भयो। तर म क्वार्टरमा बस्दिनँ, त्यो भाडा बराबरको पैसा लिन्छु भन्न पाउनुहुन्न। तपाईँले सवारी साधन पाउनुहुन्छ होला, तर त्यस बापत म मोटरसाइकल लिन्न तर मोटरसाइकलको पैसा लिन्छु, मसँग मेरो आफ्नै मोटरसाइकल छ भने पनि पैसा पाउनुहुन्न। अलि माथिल्लो पदमा गएपछि कार्यालय सञ्चालन, यो सचिवालय सञ्चालन खर्च भनेर पैसा पाउनुहुन्छ होला, तर त्यो पैसा लिन्छु भनेर पाउनुहुन्न, तर सचिवालयमा आएका पाहुनाहरूलाई, कार्यालयमा आएका पाहुनाहरूलाई चिया खुवाउन, खाजा खुवाउन प्रयोग गर्न पाउनुहुन्छ। सवारी साधन पाउनुहुन्छ होला, तर त्यसको पैसा पाउनुहुन्न, ड्राइभर पाउनुहुन्छ, पिए पाउनुहुन्छ, म यो दुइटै राख्दिनँ, दुइटै काम म गर्छु, तर तिनीहरूको तलब मलाई देऊ भनेर चाहिँ पाइँदैन। यस्ता सेवाहरू भए है, अथवा तपाईँले हस्पिटलमा कुनै गयो भनेदेखि निशुल्क उपचार पाउनुहुन्छ होला, तर चाहिँ तपाईँले उपचार नगरिकन क्यासमा पैसा पाउनुहुन्न भने तिनीहरूलाई चाहिँ सर्भिसेस भनेर भनिन्छ। यसरी अतिरिक्त सुविधाहरू चाहिँ के हुँदो रहेछन् त भन्दाखेरि, प्रोत्साहन, बोनस तथा लाभांश, सामाजिक सुरक्षाका प्रोग्राम, कार्यक्रमहरू, प्रबन्धहरू, त्यसपछि गएर विभिन्न सेवाहरू, यी चाहिँ अतिरिक्त सुविधाहरू यस्ता खाले हुँदा रहेछन्। र सेवा चाहिँ गैर मौद्रिक हुँदो रहेछ, त्योभन्दा बाहेकका प्राय मौद्रिकै हुँदो रहेछ। अनि यो लाभांश बोनस भनेको आकस्मिक एकपटक कुनै अवस्थामा वितरण गर्ने खालका सुविधाहरू हुन् भने, इन्सेन्टिभ काममा आधारित भएर दिने सुविधा हो प्रोत्साहन। अनि त्यो प्रोत्साहन चाहिँ सधैँभरि एउटै स्केलको त्यति नै पाउँछ भन्ने हुँदैन, कहिले घटी कहिले बसी व्यक्ति पछि फरक फरक पाउने पनि हुनसक्छ। सेवाहरू चाहिँ मौद्रिक भुक्तानी होइनन्, तिनीहरू चाहिँ कुनै सङ्गठनसँग आबद्ध भए बापत प्राप्त गर्ने सुविधाहरू हुन् र मौद्रिकमा पाइँदैन, त्यो सुविधाको उपभोग गर्न निशुल्क पाइन्छ। यस्ता खालका हुन्छन् तलब, भत्ता र अन्य सुविधाहरू। यसरी भनेपछि यिनीहरू बिचको भिन्नता पनि अब यसैका आधारमा लेख्नु पर्यो, एक ठाउँमा तलब, अर्को ठाउँमा अन्य सुविधा भनेर दुईपट्टि बनाएर अब यसको चार पाँचवटा तपाईँले बनाउनुपर्छ। हेनाहरूसँग मैले दिन्छु, तलब मौद्रिक यो काम गरे बापत प्राप्त गर्ने नियमित भुक्तानी हो, अनि यतातिर चाहिँ यो काम र कामभन्दा बाहेकका परिस्थितिमा पनि प्राप्त गरिन्छ। तलब नियमित आवधिक रूपमा पाइन्छ, अन्य सुविधाहरू नियमित र आवधिक हुँदैनन्, आकस्मिक हुन्छन् अथवा निश्चित अवस्थामा मात्रै प्राप्त हुन्छन् होइन। अनि त्यसपछि गएर यो के भन्छ, तलब ले बजारको मूल्यलाई प्रत्यक्ष रूपमा प्रभावित पार्छ, कर्मचारीको तलबले चाहिँ बजार मूल्य वृद्धि गराउने कुरामा यसको ज्यादै महत्त्वपूर्ण भूमिका हुन्छ, त्यसले बजार मूल्यलाई यसले प्रत्यक्ष प्रभाव पार्छ, अन्य सुविधाहरूले त्यस्तो प्रभाव पार्दैन, तिनीहरू अप्रत्यक्ष रूपमा दिएका हुन्छन्। अनि त्यसपछि तलब सबैका लागि समान हुन्छ पद स्केल तल तह अनुसार, तर अन्य सुविधाहरू व्यक्ति पछि फरक फरक हुन्छन्। यसरी तपाईँले चाहिँ फरक भिन्नताहरू फरक चाहिँ छुट्याउनु पर्ने हुन्छ। यो मैले तपाईँहरूलाई पोइन्टमै पनि दिइहाल्छु। अब तलब निर्धारणका त्यसो भए आधारहरू के हुन सक्छन्? नेपालको निजामती सेवामा तलब निर्धारण गर्दा कस्ता आधारहरू लिएको पाउनुहुन्छ लेख्नुहोस् भने, तलब निर्धारण गर्दाखेरि चाहिँ केलाई आधार लिइन्छ त भन्दा, यो खास गरी सार्वजनिक क्षेत्रमा, निजी क्षेत्रमा त तपाईँले सिम्पली भनिहाल्नुहुन्छ सङ्गठनको उत्पादकत्व र मुनाफाको अवस्था एउटा मूल आधार हो, दोस्रो व्यक्तिको व्यक्तिगत क्षमता उसको मूल आधार हो, अर्को बजारमा भएका अन्य सङ्गठनहरूमा त्यस्तै किसिमको प्रकृतिको पदलाई दिइने गरेको तलब स्केल अर्को आधार हो, त्यसपछि गएर माग र आपूर्तिको अवस्था, कर्मचारीको जनशक्तिको बजारमा माग र आपूर्तिको अवस्था के छ, आपूर्ति अत्यन्तै बढी छ, माग कम छ, अथवा बेरोजगार धेरै छन् भने जति कम दिए पनि मान्छे काम गर्न आउँछ, बजार मूल्य, यी कुराहरू हुन्छन् भने निजामतीमा पनि त्यस्तै त्यस्तै कुराहरू हुन्छन्। निजामती सेवाका तलब निर्धारण गर्दा लिने आधारहरूमा चाहिँ पहिलो आधार भनेको के हो त भन्दा, व्यक्तिको जीवन निर्वाहको आधारभूत आवश्यकताको आवश्यकताको लागत भनौँ न, व्यक्तिको जीवन निर्वाहका लागि आवश्यक पर्ने आधारभूत आवश्यकताको लागत, त्यसलाई आधार लिन्छ। एकजना व्यक्तिले आइडियल फ्यामिलीमा परिवार भनेर परिभाषित गर्दा चारजनाको परिवारलाई जीवन निर्वाह गर्नका लागि कति कस्ट लाग्छ, कति लागत लाग्छ, त्यति बराबर चाहिँ तलब दिनुपर्छ है भन्ने सामान्य आधार हामीले पनि लिएको त्यही हो, र धेरैजसो मुलुकहरूमा एउटा मूल आधार त्यो। दोस्रो आधार चाहिँ डेफिनेटली बजार मूल्यको अवस्था, यदि बजार मूल्य उच्च छ भने तलब बढी दिनुपर्छ, अघि भनेको जीवन निर्वाहका आवश्यकता पूर्ति गर्न सक्दैन नभएदेखि होइन, त्यसैले बजार मूल्यको अवस्था। अर्को राज्यको सन्दर्भमा निजामती सेवालाई तलब दिने आधार भनेको पेइङ क्यापेसिटी अफ द गभर्मेन्ट, सरकारको तिर्न सक्ने तलब दिन सक्ने क्षमता अथवा सरकारको कोषको अवस्था है, त्यसलाई हेरिन्छ, कति छ पैसा सरकारसँग, अनि सरकारले खर्च गर्नुपर्ने कति छ, अनि त्यसपछि तलब भत्तामा कति खर्च गर्न सक्छ, हो त्यो पेइङ क्यापेसिटी है, तिर्न सक्ने क्षमता, सरकारले तिर्न सक्ने क्षमता। अर्को हामीले निजामतीमा सार्वजनिकमा चाहिँ राजस्वको दायरा है, राजस्व कति उठ्छ त, जति धेरै राजस्व उठ्छ त्यति धेरै तलब दिन सकिन्छ। त्यसैले राजस्वको अवस्था कस्तो छ, कोषको सार्वजनिक कोषको अवस्था कस्तो छ, राजस्वको दायरा कस्तो छ, त्यसले पनि निर्धारण गर्छ। र अर्को चाहिँ डेफिनेटली अघि भनेको प्राइभेट सेक्टरको भए पनि यता पनि लागू हुन्छ, बजारमा समान कामका लागि अन्य सङ्गठनहरूमा निर्धारित तलबको स्थिति के छ, तुलना गरेर हामीले चाहिँ त्योभन्दा कम नहुने हेऱ्यो। हुन त अब नेपालमा सबैभन्दा बढी बरु निजामतीमै छ भनिन्छ, एक्सेप्सनल केहीमा हेरेर होइन, तर चाहिँ के हो भने कम्पिटेन्ट मान्छे ल्याउनका लागि यदि प्राइभेट सेक्टरको तलब सरकारको भन्दा उच्च छ भने मान्छे सरकारमा आउँदैन। त्यसैले डेभलप कन्ट्रीहरूले चाहिँ तलब निर्धारण गर्दा बजारको स्केल भन्दा अलिकति भए पनि बढी हुने गरी निर्धारण गर्छन्, ताकि कम्पिटेन्ट मान्छे प्राइभेटमा भन्दा गभर्मेन्टमा आओस् भनेर त्यो आधार लिइन्छ। अर्को चाहिँ तलब निर्धारणको आधार निजामती सेवाको सन्दर्भमा चाहिँ समान कामका लागि समान तलब नै हो एउटा है, भनौँ न सबै सेवा समूहका निश्चित पदहरूका लागि, निश्चित स्तरका पदहरूका लागि समान तलब निर्धारण गरे। सो दिज आर द क्राइटेरिया बेस्ड अन विच दि स्यालेरी अफ एन इम्प्लोइ इन सिभिल सर्भिसेज डिटरमाइन्ड ओर फिक्स्ड, यसरी निर्धारण गर्न सकिन्छ। नेपालको निजामती सेवामा कस्ता कस्ता आधार लिएको पाउनुहुन्छ भनेर त्यसैको पेरिफेरीमा रहेर भने, अब यहाँ चाहिँ नेपालको सन्दर्भमा खास गरिकन जीवन निर्वाहका लागि चाहिने न्यूनतम आवश्यकता पूर्ति गर्नका लागि लाग्ने लागतलाई मूल आधार लिइएको छ भन्नुपर्छ, त्यसलाई मूल आधार लिएको छ। त्यो बाहेक बजार मूल्यलाई पनि अर्को आधार लिएको छ। त्यो चाहिँ कसरी भनेर भन्दाखेरि, तपाईँको प्रत्येक वर्ष तलब चाहिँ के अरे तलब निर्धारण समितिले बजार मूल्यको वृद्धिका आधारमा महँगी भत्ता दिने व्यवस्था गरेको छ। त्यसले गर्दाखेरि त्यो महँगी भत्ता दिने के का आधारमा दिएको रहेछ, बजार मूल्य। त्यसैले बजार मूल्य पनि निजामती कर्मचारीहरूको तलब निर्धारणको एउटा मुख्य आधार हो नेपालमा, र नेपालमा पनि समान तह र समान कामका लागि समान तलब को मान्यतालाई आधारको रूपमा लिएको छ, र स्केल बेस्ड तलब हुन्छ। यद्यपि यस्तो हुँदा हुँदै पनि के छ त भन्दाखेरि, यसरी तपाईँले लिएको पाउनुहुन्छ भन्दा क्रिटिकल्ली लेख्नुपर्छ, विभिन्न सेवा समूहका कर्मचारीहरूसँग फरक फरक किसिमको योग्यता र त्यो योग्यता आर्जन गर्नका लागि फरक फरक लगानी गरेका हुन्छन् कर्मचारीले। जस्तो मेडिकल अफिसरको तलब र सेक्सन अफिसरको तलबको स्केल त एउटै हो, समान पद समान कामका लागि समान तलब, तर अब मेडिकल अफिसर हुनका लागि एमबिबिएस पास गर्न कति खर्च गरेको, कति लगानी गरेको हुन्छ, वा उसको अपर्च्युनिटी मार्केटमा कति छ त्यो हेरिँदैन। त्यही भएर हाम्रोमा के छ त भन्दा, डक्टरहरूले सरकारी हस्पिटलमा धेरै टाइम दिएर काम गर्दैनन्, क्लिनिकमा मात्रै दौडिन्छन् होइन। त्यसैले यो विभिन्न सेवा समूहका लागि चाहिने ज्ञान सिप योग्यता फरक फरक हुन्छ, फरक ज्ञान सिप सिप योग्यता आर्जन गर्न व्यक्तिले फरक फरक स्तरको लगानी गरेको हुन्छ, र त्यो लगानी अनुसार उसले चाहिँ आफ्नो तलबको अपेक्षा गर्छ, र बजारमा पनि त्यही हुन्छ। इन्जिनियर, डक्टर, पाइलोट भन्यो भने, वा चार्टर अकाउन्टेन्ट भन्यो भने, यिनीहरूको चाहिँ कुनै ब्याङ्कको सिओ भन्यो भने, दे गेट भेरी हाई पे बिकज तिनीहरूले चाहिँ त्यो गर्नका लागि, आफूमा त्यो क्षमता विकास गर्नका लागि बढी लगानी गरेका हुन्छन्। तर निजामती सेवामा समान पदका समान कामका लागि समान तलब भन्दाखेरि चाहिँ त्यो फरक लगानी र श्रमको फरक मूल्यको बोध नगरिँदाखेरि सक्षम जनशक्ति आकर्षित हुन सकेका छैनन्, भएका पनि टिकाउन सकिएको छैन, र उनीहरूले आफ्नो सम्पूर्ण समय सरकारी सङ्गठनमा दिएर काम गर्न सकेका छैनन्। त्यो चाहिँ एउटा समस्या छ भनेर हामीले लेख्नुपर्ने हुन्छ। यो समान रूपमा मात्रै हुन्छ भनेर लेख्दा अलिकति क्रिटिकल्ली पनि लेख्नुपर्छ। त्यसपछि तलब निर्धारणका सिद्धान्तहरू उल्लेख गर्दै नेपालको सन्दर्भमा कुन सिद्धान्त बढी व्यावहारिक देख्नुहुन्छ, तर्कसहित प्रस्तुत गर्नुहोस् भन्ने। अब तलब निर्धारणका थुप्रै सिद्धान्तहरू हुन्छन्, इकोनोमिक्सको पर्सपेक्टिभबाट हेऱ्यो भने, त्यसका थ्योरी हेऱ्यो भनेदेखि चाहिँ धेरै हुन्छ। जस्तो अघि मैले भने नि, बजार मागको सिद्धान्त, मार्केट डिमान्ड थ्योरी होइन। अर्को चाहिँ के हो त भन्दा, बजारको प्रतिस्पर्धाको सिद्धान्त, यो मार्केट कम्पिटिसन थ्योरी। अब अर्को त्यस्तै गरिकन अघि एउटा भनेको इक्वल पे फर इक्वल जबको सिद्धान्त, त्यो पनि सिद्धान्तै हो, समान कामका लागि समान तलबको सिद्धान्त। अर्को चाहिँ अघि सुरुमा पनि मैले भने कपेसिटी टु पे को सिद्धान्त, तिर्न सक्ने क्षमताको सिद्धान्त भन्ने हुन्छ। अर्को चाहिँ के हो त भन्दाखेरि यो कोस के अरे प्रिन्सिपल प्रिन्सिपल थ्योरी अफ पब्लिक फन्ड, यो सार्वजनिक कोषको सिद्धान्त है, कोष कति समृद्ध छ त्यति धेरै दिन सकिन्छ भन्ने कुरा। अर्को तुलनाको सिद्धान्त थ्योरी अफ कम्प्यारिजन, थ्योरी अफ कम्प्यारिजनले अरूहरूसँग तुलना गरेर अन्तभन्दा बेटर हुने गरिकन दिनुपर्छ भनेर भन्छ होइन, तुलनाको सिद्धान्त। यस्तो खालका थुप्रै सिद्धान्तहरू मैले 5-6 वटा सिद्धान्त भनिसकेँ हुन्छन्। अब नेपालको सन्दर्भमा तिनको व्याख्या गरिराख्नु पर्दैन, यहाँ नामैले तपाईँले बुझिहाल्नुभयो। थ्योरी अफ मार्केट डिमान्ड भन्यो भने बजारमा श्रम शक्तिको माग र आपूर्तिको अवस्था कस्तो छ त्यसले डिटर्माइन गर्छ तलब कति हुने भन्ने कुरा भनेर तपाईँले लेख्नुपर्छ। यदि सर्टेज अफ ह्युमन रिसोर्स छ बढी दिनुपर्छ, सरप्लस अफ ह्युमन रिसोर्स छ कम दिए पनि मान्छेले काम गर्छ भनेर भन्नुपर्ने हुन्छ होइन। त्यसैले अर्को एउटा थ्योरी अफ कलेक्टिभ बार्गेनिङ भन्ने पनि हुन्छ, यो सामूहिक सौदाबाजीको सिद्धान्त। तपाईँ इन्टरभ्यू दिन जाँदाखेरि चाहिँ इन्टरभ्युअरसँग अथवा ओनरसँग तपाईँको इम्प्लोयरसँग बार्गेनिङ कति गर्न सक्नुहुन्छ त्यसले पनि डिटर्माइन गर्छ, कलेक्टिभ बार्गेनिङको सिद्धान्त भन्ने पनि हुन्छ तलब निर्धारणको। अब नेपालको निजामती सेवामा चाहिँ सबैभन्दा बढी व्यवहारिक सिद्धान्त तपाईँले कुन देख्नुहुन्छ भन्दाखेरि तपाईँले चाहिँ एउटै भन्ने त हुँदैन, तर सबभन्दा व्यवहारिक चाहिँ हाम्रोमा को सन्दर्भमा कपेसिटी टु पे ओर थ्योरी अफ पब्लिक फन्ड होइन, सार्वजनिक कोषको सिद्धान्त अथवा त्यस्तै गरी तिर्न सक्ने क्षमताको सिद्धान्त बढी आकर्षित हुन्छ। हामी कहाँ तलब न्यून छ भनिन्छ, साउथ एसियामै सबैभन्दा कम छ होइन, तर पनि यो तलब नराम्रो होइन भन्नुपर्ने हुन्छ, किनभने राज्यको ढुकुटीलाई हेर्नु पर्यो, पब्लिक रेभिन्यूलाई हेर्नु पर्यो, सरकारको कोषलाई हेर्नु पर्यो होइन। अनि अर्को चाहिँ हाम्रो मार्केटमा जीवन निर्वाह गर्नका निमित्त लाग्ने आवश्यक न्यूनतम कस्टलाई पनि हेर्नुपर्ने हुन्छ, अरू मान्छेहरू कति पैसाले जीविकोपार्जन गरिराखेका छन्, हाम्रो औसत प्रति व्यक्ति आय कति छ, यी सारा कुरा हेर्दाखेरि चाहिँ नेपाल एक अल्प अति कम विकसित मुलुक भएको, राष्ट्रिय आय न्यून भएको, राजस्वको दायरा सीमित भएको, सार्वजनिक कोषमा आमदानी सीमित भएको सन्दर्भमा हामी कहाँ चाहिँ तिर्न सक्ने क्षमता र राज्य कोषको सिद्धान्त बढी आकर्षित हुन्छ, र त्यस्तै गरिकन समान कामका लागि समान तलबको सिद्धान्त पनि आकर्षित हुन्छ। यिनीहरू चाहिँ बढी व्यवहारिक छन् र हामीले यिनै सिद्धान्तहरूमा आधारित रहेर तर यी सिद्धान्तको फलो गरिरहँदाखेरि पनि फेरि व्यक्तिको जीवन निर्वाहका लागि चाहिने आधारभूत आवश्यकतालाई पनि ध्यान दिएर त्यसैलाई आधारभूत आवश्यकताको सिद्धान्त भनेर आधारभूत आवश्यकताको सिद्धान्तमा पनि आधारित भएर तलब निर्धारण गर्ने गरिएको छ। र यी 3-4 वटा सिद्धान्तहरू तिर्न सक्ने क्षमताको सिद्धान्त, राज्य कोषको अवस्थाको सिद्धान्त, त्यसपछि गएर यो आधारभूत आवश्यकताको सिद्धान्त, बजार मूल्यको सिद्धान्त, यिनीहरू बढी चाहिँ प्रयोग हुन्छन् र ती व्यावहारिक छन् भनेर तपाईँले लेख्नुपर्ने हुन्छ। अब अन्य सुविधामा के कुरा पर्छन् त अघि मैले भनिहालेँ 4 वटा कुराहरू। एउटा इन्सेन्टिभ पर्छ, प्रोत्साहन कार्य सम्पादनमा आधारित भएर यो व्यक्तिगत सम्पादनको मापन गरेर वा चाहिँ सामूहिक सङ्गठनात्मक सम्पादनको मापन गरेर दिन सकिन्छ। अर्को चाहिँ यो सङ्गठनले बोनस लाभांश अथवा प्रतिफल वितरण गर्ने कुराहरू पर्छ। अर्को भनेको चाहिँ सामाजिक सुरक्षाका अथवा कर्मचारी कल्याणका कार्यक्रमहरू पर्छन्, यो चाहिँ पेन्सन सञ्चय कोष, नागरिक लगानी कोष, बिमा, स्वास्थ्य उपचार खर्च होइन, औषध उपचार खर्च, शैक्षिक वृत्ति, सन्तति वृत्ति लगायतका यी जे जे छन् ती कुराहरू पर्छन्। र अर्को चाहिँ सेवाहरू पर्छन् भनेर, सर्भिसेस भनेको नन मोनिटरी पे हुने, उपभोग गर्न पाइने तर चाहिँ पे पैसामा पे नहुने सेवाहरू यी पर्छन् भनेर तपाईँले लेख्नुपर्छ। धेरै भनिसकेँ मैले, यु विल गेट अल्सो ह्यान्डआउट्स. अर्को चाहिँ निजामती सेवामा भएका यस्ता सुविधाहरूको सूची तयार पार्नुहोस् भन्ने चाहिँ अब तपाईँले निजामती सेवा ऐन र नियमावलीमा भएका के व्यवस्था छन् त भन्दाखेरि, अब त्यो अघिको क्याटागोरीमा नजानुहोस्, ऱ्यान्डमली लेख्नुहोस्, नेपालमा तलब र भत्ता बाहेक निजामती कर्मचारीका लागि देहाएका अन्य सुविधा फ्रिन्ज बेनिफिटको व्यवस्था गरिएको छ भन्नुहोस्. एक नम्बरमा पेन्सन लेख्नुहोस्, दुई नम्बरमा चाहिँ यो के भन्छ के अरे सञ्चय कोष, नागरिक लगानी कोष जस्ता सुविधा लेख्नुहोस्, बिमा लेख्नुहोस्, औषधोपचार खर्च भनेर लेख्नुहोस्, त्यसपछि गएर सन्तति वृत्ति भन्नुहोस्, अनि त्यस्तै गरिकन यो सेवामा छँदै मृत्यु भएमा त्यसले चाहिँ त्यसको परिवारले चाहिँ यो किरिया खर्च पाउँछ होइन, अनि त्यस्तै सेवामा काम गर्ने सन्दर्भमा चोटपटक लागेमा उपचार गर्नका लागि भन्छ एकदमै थोरै छ, एकमुष्ट 10,000 त्यो नलेख्नुहोस्, अङ्क नलेख्नुहोस्, यो उपचार खर्च प्राप्त गर्छ भनेर लेख्नुहोस् होइन. अनि त्यस्तै गरिकन सन्तति वृत्ति कोही मर्यो भनेदेखि उसको छोराछोरी 18 वर्ष नपुगेसम्मका लागि पढाउने यो गर्ने व्यवस्था गरिदिने छ. यस्ता यस्ता सुविधाहरूको सूची छ, ती चाहिँ फ्रिन्ज बेनिफिट, अनि त्यस यी यी सुविधाहरू चाहिँ फ्रिन्ज बेनिफिट छन् र केही हदसम्म त्यसैमा फ्रिन्ज बेनिफिटमै यो पर्फर्मेन्स बेस्ड इन्सेन्टिभहरू जस्तो राजस्व कार्यालयहरू, कर कार्यालयहरूमा, प्रधानमन्त्री कार्यालयमा, राष्ट्रपतिको कार्यालयमा होइन, सर्वोच्च अदालत, तिनीहरू यता यता सक्ने सक्नेहरूमा निर्णय गरेर खाएका छन्, तर अब यसलाई पर्फर्मेन्स बेस्ड इन्सेन्टिभ भनेर पनि लेख्न सक्नुहुन्छ. यस्ता इन्सेन्टिभहरूको पनि व्यवस्था छ भनेर लेख्नु लेख्न सक्नुहुन्छ तपाईँले अन्य सुविधा अन्तर्गत चाहिँ है. अब नेपालको निजामती सेवामा तलब सुविधाका सम्बन्धमा भएका समस्याहरू पहिचान गरी समाधानका लागि सुझाव दिनुहोस्, वाट आर द प्रब्लम. अब प्रब्लम चाहिँ बेसिकल्ली भन्दाखेरि तलब जीविकोपार्जन गर्न पुग्ने गरी पर्याप्त छैन, आधारभूत आवश्यकता कर्मचारीले पुरा गर्नै सक्दैन तलबबाट, यो चाहिँ यो जीविकोपार्जन गर्न पुग्ने गरी पर्याप्त छैन भनेर एउटा लेख्नु पर्यो. दोस्रो चाहिँ के त भन्दाखेरि यो दर्जाका आधारमा सबैले समान तलब पाउने व्यवस्था छ, तलबलाई कार्य सम्पादनसँग गाँस्न सकिएको छैन, बढी काम गर्नेले बढी तलब, चुनौतीपूर्ण काम गर्नेले बढी तलब पाउने गरिकन कार्य सम्पादनसँग सङ्गति गर्न सकिएको छैन, त्यो अर्को समस्या छ. अर्को समस्या के छ त भन्दा तलब ज्यादै नै यो सरकारको पपुलिस्ट एजेन्डा बन्छ, प्रत्येक वर्ष तलब चाहिँ 5% बढे पनि, 2.5% बढे पनि सबै मिडियाले कभरेज गर्छ र तलबले गर्दा सिधै मूल्य वृद्धिमा असर गर्छ, त्यसैले तलब वृद्धिको कुनै असरै कर्मचारीमा हुँदैन, अरू मान्छे पनि त्यसको मारमा पर्छन्, तलब 5%ले बढ्यो भने तलब 10%ले मूल्य वृद्धि हुन्छ, अर्थात् तलबलाई हामीले मार्केट इन्सेन्सिटिभ अथवा मार्केट न्युट्रल बनाउन सकेका छैनौँ, बजार तटस्थ बनाउन सकेका छैनौँ, बजारलाई असर नगर्ने किसिमले तलब वृद्धिको व्यवस्था हामीले गर्न सकेका छैनौँ. हाम्रो प्रत्येक वर्ष हुने वा 2-3 वर्षमा हुने सानो तलब वृद्धिले बजारलाई प्रभावित गर्छ, मूल्य वृद्धिलाई प्रोत्साहित गर्छ, त्यो अर्को समस्या रहेको छ. अर्को चाहिँ हामी कहाँ के छ त तलबसँग सम्बन्धित समस्या भन्दाखेरि चाहिँ यो तलब को वृद्धि सँगसँगै अब विभिन्न कर्मचारीका जुन सेवा निवृत्त पछिका सुविधाहरू पनि तलबकै रेसियोमा वृद्धि हुने पद्धति हामी कहाँ छ, जसले गर्दाखेरि यो कर्मचारीप्रति राज्यको अनफन्डेड लायबिलिटी भन्छ, कोषरहित दायित्व चाहिँ, अनफन्डेड लायबिलिटी निरन्तर बढिराखेको छ, पेन्सनको लगायतको लायबिलिटी चाहिँ निरन्तर बढिराखेको छ. एउटा कर्मचारी 40 वर्ष जागिर खाएर सेवानिवृत्त भयो भने उसले तलब बराबरै पेन्सन पाउँछ र प्रत्येक वर्ष तलब बढेसँगै त उसको पेन्सन पनि बढिराखेको हुन्छ, त्यसले गर्दाखेरि यो अनफन्डेड लायबिलिटी चाहिँ राज्यको बढिराखेको छ, त्यो कारणले भोलि पर्सि त्यो पेन्सनै दिन सक्दैन सरकारले, किनभने त्यसको कोष छैन, त्यसको स्रोत छैन, अनि प्रोभिजन छ पेन्सन भनेर के गर्नु, राज्यसँग पैसै नभएपछि त दिन सक्दैन, त्यसैले अनफन्डेड लायबिलिटी. अर्को चाहिँ हाम्रो के छ त भन्दा निजामती सेवाको तलब चाहिँ आदर्शतम हुनु पर्थ्यो, अरू सेवा समूह भन्दा, अरू सेवा भन्दा बढी हुनु पर्थ्यो, आकर्षित हुनु पर्थ्यो, त्यो हुन सकेको छैन। शिक्षक, प्रहरी, सेना उनीहरूको कम हुनुपर्छ भनेको होइन, उनीहरूले पनि पर्याप्त तलब पाउनुपर्छ, तर निजामतीको तलब त्योभन्दा केही न केही बढी हुनुपर्छ, ताकि निजामती सेवा ज्यादै महत्त्वपूर्ण सेवा हो, प्रमुख सेवा हो, त्यसले अरू सबै सेवालाई दिशानिर्देश मार्गदर्शन गर्छ, आदर्शतम सेवा हो, त्यसैले यसको तलब भत्ता आदर्श हुनुपर्छ। तर हामी कहाँ आदर्श छैन, सबै सेवा समूहको एउटै तलब हुन्छ, निजामतीको पनि एउटै हुन्छ, त्यो समस्या छ। अघि मैले भने निजामती सेवाभित्रै सबै सेवा समूह उपसमूहहरूको समान तलब हुँदाखेरि प्राविधिक विशिष्ट किसिमको ज्ञान अनुभव योग्यता चाहिने, बढी दक्ष कर्मचारी चाहिने ठाउँमा कर्मचारीहरू प्राप्ति हुन सक्दैन, रिटेन्सन हुन सक्दैन, र उनीहरूले पूर्ण समय सङ्गठनलाई काममा दिन सकेको अवस्था छैन। अर्को चाहिँ यो तलब निर्धारण सम्बन्धी ठोस आधार छैनन् हामीका, वस्तुगत ठोस आधार छैनन्, हचुवाको भरमा तलब निर्धारण गरिन्छ। विभिन्न आयोगहरू गठन भएका छन्, प्रतिवेदनहरू दिएका छन्, आधारहरू सिफारिस गरेका छन्, तर ती कुनैको कार्यान्वयन भएको छैन, तलब निर्धारणका ठोस आधार छैनन्, त्यसका आधारमा हामीले तलब निर्धारण गर्दैनौँ। र यो प्रत्येक वर्ष हुने मूल्य वृद्धि समायोजन गर्ने पनि वैज्ञानिक र वस्तुगत आधार छैन, अनि ऐनमा भएको व्यवस्थाको प्रभावकारी कार्यान्वयन पनि भएको छैन। जुन तलब निर्धारण समितिको बैठक बस्ने, त्यसले वैज्ञानिक रूपमा सिफारिस गर्ने, त्यसका आधारमा मात्रै महँगी भत्ता दिने, त्यो महँगी भत्ता चाहिँ 25% भन्दा बढी तलब भन्दा बढी भएपछि तलबमा गाभ्ने, यस्ता व्यवस्थाहरू प्रभावकारी कार्यान्वयन हुन सकेका छैनन्। अनि तलब न्यून भएको कारणले गर्दाखेरि चाहिँ कर्मचारीहरूमा अनियमितता, भ्रष्टाचार जस्ता क्रियाकलापहरूमा बढी संलग्नता हामीले देख्छौँ, त्यसले गर्दा निजामती सेवामा विकृति पनि बढेको छ। यसरी चाहिँ प्रब्लमहरू लेख्नुपर्ने हुन्छ, समाधान गर्न अब तिनीहरूलाई उल्टाउनु पर्यो, मेन त जीवन निर्वाह गर्न पुग्ने गरी पर्याप्त तलब दिनु पर्यो, तलबलाई कामसँग जोड्नु पर्यो, कार्य सम्पादन उच्च गर्नेले बढी तलब पाउने, कार्य सम्पादन नगर्नेले तलब कम पाउने गरिकन गर्नु पर्यो, अनि विशिष्ट ज्ञान सिप योग्यता र क्षमता अनुसार फरक फरक तलब हुनु पर्यो, निजामती सेवाको तलब आदर्श तलब मान बनाउनका लागि अरूभन्दा भिन्न तलब हुनु पर्यो, यसरी अघिकै कुरालाई तपाईँले लेख्नु पर्यो। अब अर्को टपिक हामी उत्प्रेरणामा प्रवेश गर्छौँ, उत्प्रेरणाको प्रकृतिहरू उल्लेख गर्दै निजामती सेवामा कर्मचारीलाई उत्प्रेरित गर्न कुन पक्षमा ध्यान दिनु पर्ला, कुन कुन पक्षमा ध्यान दिनु पर्ला भनेर भनेको छ। अब उत्प्रेरणाको प्रकृतिको कुरा गर्दा, नेचरको कुरा गर्दा चाहिँ अब यसमा तपाईँले मिलाएर जे लेखे पनि हुन्छ, तर ह्यान्ड आउटमा मैले 8-10 वटा पोइन्टहरू दिएको छु यो नेचरको विषयमा। अब यसमा कसरी भन्न सकिन्छ भने, पहिला त डिफाइन गर्नु पर्यो तपाईँले उत्प्रेरणालाई, होइन, उत्प्रेरणा भनेको कुनै पनि व्यक्ति कुनै पनि काम गर्नका निमित्त अन्तर हृदयदेखि नै अथवा आफ्नो अन्तर आत्मादेखि नै क्रियाशील र सक्रिय तुल्याउने उसमा अन्तर्निहित शक्ति वा जागरुकता नै उत्प्रेरणा हो। व्यक्तिलाई कामप्रति क्रियाशील र सक्रिय तुल्याउने व्यक्तिभित्रको अन्तर्निहित जागरुकता है, व्यक्तिभित्रको अन्तर्निहित जागरुकतालाई हामी चाहिँ के भन्छौँ, उत्प्रेरणा। अथवा सिम्पल भाषामा भन्दा, व्यक्तिलाई कुनै काम गरौँ गरौँ भन्ने मनोभावनाको अवस्था अथवा मनोभावना जागेको अवस्था, कुनै काम प्रतिको रुचि लगाव अनि त्यसपछि त्यो प्रतिको जागरुकता सिर्जना भएको अवस्थालाई हामी उत्प्रेरणा भन्छौँ। शब्दै हेऱ्यो भने उत् भनेको भित्रैबाट, प्रेरणा भनेको जाग्नु, जागरण आउनु, होइन, के का लागि, कामका लागि, हामीले सङ्गठनको सन्दर्भमा निजामती सेवाको सन्दर्भमा पढिरहेका छौँ, त्यसैले त्यो उत्प्रेरणा हो। व्यक्तिमा ज्ञान सिप योग्यता अनुभव यो सबै प्रशिक्षण उच्च शिक्षा तालिम अभिमुखीकरण कामको अनुभवबाट जगाउन सिर्जना गर्न सकिन्छ, त्यो बढाउन सकिन्छ, तर ती सबैको प्रयोग गरेर उच्च कार्य सम्पादन चाहिँ उत्प्रेरित भयो भने गर्छ, नभएदेखि गर्दैन। त्यसैले भनिन्छ एउटा घोडालाई खोलाको किनारसम्म पुर्याउन सकिन्छ, तर पानी खुवाउन चाहिँ सकिँदैन, ऊ आफैले खानुपर्छ। त्यसैले उत्प्रेरणा मान्छेलाई कार्य सम्पादन गराउनका निमित्त नभई नहुने आन्तरिक तत्त्व हो, आन्तरिक जागरण हो, जागरुकता हो। तर हाउ ए पर्सन बिकम्स मोटिभेटेड टुवर्ड सम एक्सन ओर इन एक्सन, केही काम गर्ने कि नगर्ने भन्ने, र कोही व्यक्ति त्यसतर्फ अभिप्रेरित वा जागरुक के का कारणले हुन्छ भन्ने कुरा हुन्छ। अब व्यक्ति त्यस्तो जागरुक चाहिँ त्यो काम गर्दा उसलाई के हुन्छ भन्ने कुराले निर्धारण गर्छ काम गर्नप्रति जागरुक हुने कि नहुने, अर्थात् कि कसैलाई केही किन चाहिन्छ भन्दाखेरि पिपुल डु ह्याभ न्युमरस निड, आवश्यकताहरू हुन्छन् मान्छेका धेरै, ती आवश्यकता पूर्तिका लागि मान्छे उत्प्रेरित हुने गर्छ। त्यसैले मानिसले आफ्नो आवश्यकता परिपूर्तिका लागि उत्प्रेरित हुने भएकोले काम गराउनका निमित्त पनि कामसँग उसको आवश्यकतालाई जोड दिनुपर्छ। उसले काम गर्दाखेरि उसको आवश्यकता पूर्ति हुन्छ भन्ने कुराको सुनिश्चितता भएपछि अब ऊ उत्प्रेरित भएर काम गर्छ। त्यसैले उत्प्रेरणा कार्य सम्पादनका लागि ज्यादै महत्त्वपूर्ण हुन्छ, यो अनिवार्य पूर्व शर्त हो। अब यसरी डिफाइन गरिसकेपछि उत्प्रेरणाका प्रकृतिहरू कस्ता हुन्छन् भन्दाखेरि चाहिँ यो उत्प्रेरणा भनेको इट इज ए कन्टिन्युस प्रोसेस, एउटा नेचर चाहिँ यो निरन्तर प्रक्रिया हो। मान्छेका आवश्यकताको सिँढी हुन्छ, एउटा पुरा गर्नलाई उत्प्रेरित हुन्छ, ऊ सेटिस्फाइड भएपछि केही समय ऊ कन्सटेन्ट बस्छ, फेरि उसको अर्को आवश्यकता जाग्छ र फेरि उत्प्रेरित हुन्छ। त्यसैले जीवनभरि मान्छे उत्प्रेरित भइराख्छ। जस्तो बाँच्नकै लागि उत्प्रेरणा भन्यो भने अहिले चाहिँ तपाईँ शाखा अधिकृत हुनलाई, ठुलो हाकिम हुनलाई, गाडी चढ्नलाई, सुविधा भोग गर्नलाई, यो गर्नलाई उत्प्रेरित भइरहनु भएको छ। अलिक बुढो हुँदै गएपछि अब छोराछोरीका लागि अलिअलि बिएसए गरेपछि छोराछोरीका पाउनलाई उत्प्रेरित हुनुहुन्छ, पाइसकेपछि तिनीहरू बढेर बिहेदानलाई उत्प्रेरित हुनुहुन्छ, रिटायर हुनुहुन्छ, त्यसपछि गएर मर्ने बेलाको बुढाबुढी पनि नाति नातिना हेर्नलाई उत्प्रेरित भइराखेका हुन्छन्। हो त्यसरी निड मान्छेको, डिजायर मान्छेको, जसले मान्छेलाई निरन्तर, त्यसैले इन मोटिभेसन इज ए कन्टिन्युस प्रोसेस एउटा। अर्को चाहिँ के हो त भन्दाखेरि यो मोटिभेसन अथवा उत्प्रेरणा मान्छेको अन्तरात्मादेखि नै आन्तरिक कुरा हो, इट इज एन इन्टर्नल म्याटर अफ एन इन्डिभिजुअल, यो एकजना व्यक्तिको, कोही व्यक्तिको आन्तरिक मामला हो। यो अन्तरात्मादेखि नै जाग्नुपर्छ उत्प्रेरणा भनेको, होइन? र अर्को यसको नेचर भनेको चाहिँ इट इज बेस्ड अन द डिजायर ओर निड अफ एन इन्डिभिजुअल, यो व्यक्तिको आवश्यकता वा रुचिमा आधारित हुन्छ, त्यसका आधारमा मान्छे उत्प्रेरित हुन्छ। अर्को चाहिँ ए पर्सन इज मोटिभेटेड एज ए होल, यो व्यक्ति चाहिँ सम्पूर्ण रूपमा उत्प्रेरित हुन्छ, व्यक्तिको कुनै एउटा पार्ट उत्प्रेरित हुने होइन, माइन्डले गाइड गरेर उसको होल यो बडी सिस्टम के गर्छ, मोटिभेटेड हुन्छ र ऊ काममा जागृत हुन्छ। नत्र भने हात उत्प्रेरित भएर हातले मात्रै काम गर्ने होइन, उत्प्रेरणा दिमागबाट सुरु हुन्छ र त्यसले चाहिँ शरीरलाई गाइड गर्छ र एज ए होल व्यक्ति के हुन्छ, उत्प्रेरित हुन्छ, होइन, उत्प्रेरित हुन्छ। अब यो उत्प्रेरणा चाहिँ इन्ट्रिन्जिक र एक्सट्रिन्जिक हुन्छ, इन्टर्नल र एक्सटर्नल फ्याक्टरबाट उत्प्रेरित गराउन सकिन्छ। उत्प्रेरणा आफै इन्ट्रिन्जिक एक्सट्रिन्जिक होइन, उत्प्रेरणा गराउन चाहिँ इन्ट्रिन्जिक र एक्सट्रिन्जिक फ्याक्टरले काम गर्छ, इन्टर्नल र एक्सटर्नल फ्याक्टर। इन्टर्नल भनेको सो उत्प्रेरित हुने कुरा हो, जुन कुरा गर्दा आफूलाई सन्तुष्टि हुन्छ, जुन कुरा आफ्नो रुचिको छ, जुन कुरा आफ्नो छनौटको छ, जुन कुरा गर्दा आफ्नो शरीर हृदय मस्तिष्कलाई आराम र आनन्द पैदा हुन्छ, त्यो काम हामी गर्न चाहन्छौँ, त्यो चाहिँ आन्तरिक तत्त्व हो, आन्तरिक फ्याक्टर हो, इन्ट्रिन्जिक फ्याक्टर हो भने एक्सटर्नल फ्याक्टर हुन्छ उत्प्रेरणाको अर्को नेचरमा इन्ट्रिन्जिक एक्सट्रिन्जिक फ्याक्टर। त्यो भनेको पैसा दिएर, डर देखाएर, पुरस्कार दिएर, होइन, आदि व्यवस्थाबाट पनि मान्छेलाई उत्प्रेरित गर्न सकिन्छ बाहिरबाट, त्यो चाहिँ एक्सट्रिन्जिक फ्याक्टरहरू। त्यसैले यसलाई अर्को यसको नेचर चाहिँ पिपुल क्यान बी मोटिभेटेड बोथ बाई मोनिटरी फ्याक्टर एन्ड नन मोनिटरी फ्याक्टर, यो चाहिँ मौद्रिक तत्त्व र गैर मौद्रिक तत्त्व दुइटैबाट उत्प्रेरित हुन्छ मान्छे। पैसा दिएर हुन्छ, आधारभूत आवश्यकता पुरा नभएसम्म, त्यो पुरा भएपछि पैसाले हुँदैन, गैर मौद्रिक तत्त्वले चाहिँ उत्प्रेरित हुन्छ। यस्ता खालका नेचरहरू हुन्छन् उत्प्रेरणाका, प्रकृतिहरू यस्ता किसिमका हुन्छन् र निजामती सेवामा कर्मचारीलाई उत्प्रेरित गर्न कुन पक्षमा ध्यान दिनु पर्ला भन्दाखेरि, निजामती सेवाको सन्दर्भमा चाहिँ सबैभन्दा पहिलो कुरा चाहिँ केमा, तलब भत्ता सुविधामै ध्यान दिनुपर्छ। खानै नपुग्ने, ढुक्क भएर काम गर्न नसक्ने, छोराछोरी कहाँ पढाउने, घर आवासको कसरी व्यवस्था गर्ने, उपचार कसरी गर्ने भन्ने तनाव भयो भने ऊ उत्प्रेरित हुँदैन। त्यसैले पर्याप्त तलब भत्ता सुविधामा ध्यान दिनुपर्छ। दोस्रो, उत्प्रेरित गर्नका लागि के गर्नुपर्छ त भन्दा, उसको पदोन्नति, वृत्ति विकासको कुरा आउँछ। वृत्ति विकासका समान अवसर छन्, पदोन्नतिका पर्याप्त अवसर छन् भनेदेखि उत्प्रेरित हुन्छ। तेस्रो, दण्ड र पुरस्कारमा ध्यान दिनुपर्छ। राम्रो काम गर्ने पुरस्कृत हुने, नराम्रो काम गर्ने दण्डित हुने व्यवस्था भयो भने पनि कर्मचारी काम राम्रो गरेर पुरस्कार पाउन प्रयत्न गर्छ र त्यसबाट उत्प्रेरित हुन्छ। अर्को, सङ्गठनको छविलाई स्वच्छ राख्न सक्नुपर्छ, आकर्षक राख्न सक्नुपर्छ, ताकि निजामती कर्मचारी भन्दा व्यक्तिले गर्व गर्न सकोस्, होइन, त्यसलाई समाजले हेर्ने दृष्टिकोण एकदमै सम्मानजनक होस्। त्यसैले सङ्गठनको छविमा पनि ध्यान दिनुपर्छ, उत्प्रेरणालाई उच्च राख्नका निमित्त। अर्को, व्यक्ति स्वभावैले स्वतन्त्रता र स्वायत्तता चाहन्छ, त्यसैले उसलाई कार्यगत स्वायत्तता कत्तिको छ, कार्यगत स्वतन्त्रता कत्तिको छ सङ्गठनमा, त्यसले पनि उत्प्रेरित गर्ने हुन्छ। त्यसैले सङ्गठनमा अधिकारको प्रत्यायोजन, विकेन्द्रीकरण र कार्यगत स्वायत्तता दिनुपर्छ। जब अटोनोमी, डिसिजन अटोनोमी टु एभ्री इन्डिभिजुअल, त्यो गर्यो भने पनि उत्प्रेरित हुन्छ। अर्को एउटा चाहिँ, उत्प्रेरित केले गराउँछ त भन्दा, ह्युमन बिइङ इज ए सोसल एनिमल, त्यसैले सङ्गठनमा कर्मचारी र व्यवस्थापन बिचको सम्बन्ध, कर्मचारी कर्मचारी बिचको सम्बन्ध कस्तो छ त्यसले पनि निर्धारण गर्छ। त्यसैले असल कर्मचारी सम्बन्ध कायम गर्नुपर्छ। असल कर्मचारी सम्बन्ध भयो भने त्यहाँ अफिस जान, काम गर्न रुचि राख्छ। र अर्को चाहिँ, कार्य वातावरण, है, वर्क इन्भाइरोमेन्ट कस्तो छ, अफिस लेआउट कस्तो छ, त्यहाँका अफिसका फिजिकल इन्फ्रास्ट्रक्चर कस्ता छन् जस्ता कुरा कार्य वातावरणले पनि उत्प्रेरणा गर्न मद्दत गर्छ। सो यस्ता कुराहरूमा हामीले ध्यान दिनुपर्छ। अर्को, जब सेक्युरिटी ज्यादै महत्त्वपूर्ण हुन्छ। सेवाको सुरक्षा छ कि छैन, कहिले जागिर जान्छ भन्ने तनाव छ कि, है, त्यस्तै गरिकन यो अघि भनेका वेलफेयर प्रोग्रामहरू, इम्प्लोइ वेलफेयर प्रोग्राम, सामाजिक सुरक्षाका कार्यक्रमहरू कस्ता कतिको धेरै छन्, यी आदि कुराहरूले चाहिँ के गर्छ त भन्दा, कर्मचारीलाई उत्प्रेरित गर्न मद्दत गर्छ। ती कुरामा ध्यान दिनुपर्छ। आफ्नो धारणा यसरी राख्नुभयो तपाईँले, सङ्गठनमा उत्प्रेरणाको कस्तो महत्त्व हुन्छ, व्यक्तिलाई उत्प्रेरित गर्ने तत्त्वहरू के हुन सक्छन् बुदागत रूपमा उल्लेख गर्नुहोस् भने, होइन, अब सङ्गठनमा कर्मचारी उत्प्रेरणा को महत्त्व कस्तो हुन्छ भन्दा, इम्पोर्टेन्स अफ मोटिभेसन हो। यसमा चाहिँ कुनै पनि सङ्गठनले आफ्नो लक्ष्य प्राप्ति गर्नका लागि अन्य स्रोत साधन सहित मानव संसाधनलाई प्रभावकारी परिचालन गर्नुपर्छ। यसको अर्थ, मानव संसाधनले आफ्नो प्रयत्नलाई अधिकतम काममा लगाएर सङ्गठनका लागि उच्च उत्पादकत्व दियो भने सङ्गठन सफल हुन्छ। तर कर्मचारीलाई अधिकतम रूपमा उनीहरूको क्षमता काममा केन्द्रित गराउनलाई उत्प्रेरित गर्नुपर्छ। यस सन्दर्भमा सङ्गठनको सफलताका लागि कर्मचारी उत्प्रेरणा ज्यादै महत्त्वपूर्ण हुन्छ। त्यस्तो महत्त्वलाई ध्यानअनुसार उल्लेख गर्न सकिन्छ भनेर अब बुँदामा लेख्नु पर्यो। नम्बर एक, सङ्गठनको उत्पादकत्व बढाउन। नम्बर दुई, कर्मचारीको कार्य सम्पादन अभिवृद्धि गर्न। नम्बर तिन, कर्मचारीहरूका बिचमा असल सम्बन्ध कायम गर्न, उत्प्रेरित कर्मचारीका बिचमा असल सम्बन्ध कायम गर्न पनि मद्दत पुग्छ। नम्बर चार, यो भ्रष्टाचार, अनियमितता, चुहावट यिनीहरूलाई नियन्त्रण गर्न, होइन। नम्बर पाँच, यो उत्प्रेरणा भनेको चाहिँ कर्मचारीको यो वृत्ति विकास, अभिवृद्धि गर्न, क्षमता विकास, वृत्ति विकास, यसमा अभिवृद्धि गर्न, त्यसमा पनि महत्त्व हुन्छ। अर्को, सङ्गठनको छवि सुधार गर्नका निमित्त पनि सङ्गठनमा उत्प्रेरणाको महत्त्व हुन्छ, होइन। र कर्मचारीका गुनासाहरू कम गर्नका लागि, कर्मचारीलाई टिकाइ राख्नका लागि, रिटेन्सन, है, ह्युमन रिसोर्स रिटेन्सनका लागि टिकाइ राख्नका लागि पनि महत्त्वपूर्ण हुन्छ। यस्ता कारणले गर्दाखेरि चाहिँ सङ्गठनमा उत्प्रेरणा महत्त्वपूर्ण हुन्छ। सङ्गठनका यस्ता, सङ्गठनमा उत्प्रेरणाको महत्त्व यस प्रकारका हुन्छन् भनेर लेख्नु पर्यो। व्यक्तिलाई उत्प्रेरित गर्ने तत्त्वहरू के हुन सक्छन् बुँदागत रूपमा उल्लेख गर्नुहोस् भन्दाखेरि, अब यसमा त तपाईँले जसरी पनि लेख्न सक्नुहुन्छ। केले व्यक्तिलाई उत्प्रेरित गर्न सक्छ भन्दा अघि मैले निजामती सेवामा केमा ध्यान दिनुपर्छ भन्ने कुराहरू नै यसमा लेख्ने हो। एउटा मौद्रिक तत्त्व भनेर लेख्नुहोस् अनि गैर मौद्रिक तत्त्व भनेर, दुईटा ब्रोडली गरेर लेख्नुहोस् होइन, अनि अथवा तपाईँले आन्तरिक र बाह्य भनेर थाले पनि हुन्छ। आन्तरिक तत्त्व व्यक्तिको रुचि, चाहना, छनोट, उद्देश्य, अपेक्षा, यी आन्तरिक तत्त्वहरू भए, सन्तुष्टि होइन, यी आन्तरिक तत्त्वहरू भए। अनि त्यसपछि बाह्य तत्त्वमा चाहिँ, बाह्य तत्त्वभित्र चाहिँ बाहिरबाट इन्फ्लुएन्स गर्न सकिने तत्त्व बाह्य तत्त्व हुन्। यी बाह्य तत्त्व चाहिँ मौद्रिक र गैर मौद्रिक यसरी छुट्याउनुहोस् है ल। अघि भनेकोलाई एकचोटि करेक्ट गर्नुहोस्। सबभन्दा पहिला व्यक्तिलाई उत्प्रेरित गर्ने तत्त्वलाई आन्तरिक तत्त्व र बाह्य तत्त्व गरेर दुई किसिमले वर्गीकरण गर्न सकिन्छ। व्यक्तिभित्रकै रुचि, छनोट, चाहना, उद्देश्य, मूल्य, धारणा, बुझाइ होइन, सोच, सन्तुष्टि, भावना, यी कुराहरू आन्तरिक तत्त्वहरू भए। तिनीहरूले व्यक्तिलाई तीसँग मिल्दोजुल्दो काम जिम्मेवारी दिइयो, तिनलाई बोध गरेर तिनलाई तिनमा सकारात्मक प्रभाव पर्ने गरी संगठनमा कर्मचारीप्रति व्यवहार गरियो भने कर्मचारी उत्प्रेरित हुन्छ भन्नुभयो है। अनि त्यसपछि गएर बाह्य तत्त्व चाहिँ मानिसले अथवा व्यवस्थापकले वा अन्य फ्याक्टरले बाहिरबाट इन्ड्युस गरेर, उसमा इम्पोज गरेर, उसमा त्यो त्यो उसको प्रयोग गरेर कसैलाई, कर्मचारीलाई उत्प्रेरित गरिन्छ भने त्यस्तोलाई बाह्य तत्त्व भनिन्छ। बाह्य तत्त्व दुई किसिमका हुन्छन्, एउटा मौद्रिक तत्त्व, अर्को गैर मौद्रिक तत्त्व भन्नु पर्यो। मौद्रिक तत्त्व भनेको के हो त भन्दा पैसा मुद्रामा भुक्तानी दिएर, त्यो भनेको मौद्रिक तत्त्व चाहिँ तलब भत्ता, अन्य सुविधा होइन, अनि त्यसपछि गएर तपाईँलाई पुरस्कार, बोनस, अघि भनेको प्रोत्साहन, यी सबै तिनीहरू चाहिँ मौद्रिक तत्त्वहरू हुन् है। अब व्यक्ति उसको जीवन निर्वाहका लागि चाहिने आवश्यकताहरू परिपूर्ति गर्नलाई चाहिने हदसम्मको मुद्रा उसँग नभएसम्म पैसाले उत्प्रेरित हुन्छ। अर्को व्यक्तिको लेभल अफ म्याच्योरिटी, उमेरले पनि काम गर्छ। जति पैसा भए पनि कम उमेरको मान्छे, युवा मान्छेलाई झन्झन पैसा कमाउन मन लाग्छ, तर उत्तरार्धतिर पुगेपछि पैसाको महत्त्व घट्दै जान्छ। त्यसैले एउटा एजको हिसाबले म्याच्योरिटी, सिनियरिटी र अर्को चाहिँ आवश्यकताहरू परिपूर्ति भएको अवस्था, त्यो अवस्थामा चाहिँ मौद्रिक तत्त्वले व्यक्तिलाई उत्प्रेरित गर्न सक्दैन। तर अफन अहिलेको कम्पिटेटिभ वैश्विक वर्ल्डमा के छ त, दुनियाँमा चाहिँ पैसा उत्प्रेरक तत्त्व डेफिनेटली हो। मनी इज एन इम्पोर्टेन्ट फ्याक्टर अफ मोटिभेसन, बट नट वनली वनली फ्याक्टर अफ मोटिभेसन भन्छ। मनी महत्त्वपूर्ण तत्त्व त हो, तर सबै चाहिँ होइन, पैसाले मात्रै चाहिँ हुँदैन भन्छ। त्यसैले गैर मौद्रिक तत्त्वहरूमा चाहिँ के पर्छ त भन्दा, व्यक्तिलाई इज्जत, प्रतिष्ठा, माया, प्रेम, स्नेह, आत्मीयता, अनि त्यसपछि मान सम्मान, चुनौतीपूर्ण जिम्मेवारी होइन, उसको कामको रेकग्निसन यानि कि मान्यता, पुरस्कार, अनि त्यसपछि गएर उसको जीवनको उद्देश्यसँग मेल खाने खालको काम, वा त्यो काम गरेर उसको जीवनको उद्देश्य प्राप्ति हुन्छ त्यस्तो खालको काम होइन, स्याबासी, असल कार्य वातावरण, असल कर्मचारी सम्बन्ध, अनि असल संगठनका नीतिहरू, यिनीहरू चाहिँ के हुन् त भन्दाखेरि गैर मौद्रिक तत्त्वहरू हुन् कर्मचारीलाई उत्प्रेरित गर्ने। यसरी यी मौद्रिक र गैर मौद्रिक तत्त्वहरू तपाईँले बुदागत रूपमा लेख्न सक्नुभयो। उत्प्रेरणाका बढी प्रचलनमा आउने सिद्धान्त के हुन्, नेपालको सन्दर्भमा कुन सिद्धान्त सबैभन्दा उपयुक्त ठान्नुहुन्छ, कारण दिनुहोस् भन्दा, धेरै सिद्धान्त छन्। देयर आर अलमोस्ट 50s ओर 100s अफ थ्योरिज अफ मोटिभेसन, तर चाहिँ बढी प्रयोगमा आउने के हुन् भन्दा दुईटा तिनटा तपाईँले लेखे हुन्छ। एउटा छुट्याउने भएन, उत्प्रेरणा कसरी अभिवृद्धि गर्न सकिन्छ, उत्प्रेरणा के हो र व्यक्ति किन उत्प्रेरित हुन्छ भन्ने सम्बन्धमा वृहत अध्ययन, खोज, अनुसन्धान भएका छन् र संसारमा धेरै सिद्धान्तहरू प्रतिपादन भएका छन्। तिनीहरू मध्ये बढी प्रयोगमा आउने सिद्धान्तहरू ध्याय अनुसार छन् भनेर तिनवटा सिद्धान्त लेख्नुहोस् या चारवटा सिद्धान्त लेख्नुहोस्। एउटा त अब्राहम मास्लोको हाइरार्की अफ निड थ्योरी होइन, आवश्यकताको सोपानको सिद्धान्त भनेर लेख्नुहोस्, तर डिटेलमा जानु परेन यो पहिलो खण्डमा। अनि त्यस्तै गरिकन तपाईँले यो म्याकग्रेगरको XY थ्योरी भनेर अर्को लेख्नुहोस्, हजबर्गको ड्युअल फ्याक्टर वा टु फ्याक्टर अथवा हाइजिन मोटिभेसन फ्याक्टर थ्योरी भनेर त्यो लेख्नुहोस् होइन, एडमको इक्विटी थ्योरी भनेर लेख्नुहोस्, अर्को रिइन्फोर्समेन्ट थ्योरी भन्ने अर्छ, इआरजी थ्योरी भन्ने छ। सो कुनै तपाईँले मेजर तिनवटा, यो हाइरार्की अफ निड थ्योरी नछोड्नुहोस्, एक्सवाई थ्योरी नछोड्नुहोस्, अनि टु फ्याक्टर थ्योरी, ड्युअल फ्याक्टर थ्योरी, यिनीहरू चाहिँ नछोड्नुहोस्। यी तिनवटा थ्योरी चाहिँ नछोड्नुहोस्। त्यसमा जोडेर अर्को एउटा इआरजी अथवा यो प्रोसेस बेस्ड थ्योरी अन्तर्गतको इक्विटी थ्योरी, कुनै एउटा रिइन्फोर्समेन्ट थ्योरी एउटा गरेर चारवटा लेखे पनि हुन्छ नाम होइन। यी बढी प्रयोगमा आउने सिद्धान्तहरू हुन् भनेर लेख्नुहोस्। अनि नेपालको सन्दर्भमा अब यो सिद्धान्तले यो भन्छ यो भन्छ भन्ने लेख्नु परेन। अनि नेपालको सन्दर्भमा कुन सिद्धान्त बढी उपयुक्त हुन्छ किन भन्ने चाहिँ अलिक बढी लेख्नु पर्यो। अब यी सबै सिद्धान्तहरू कर्मचारीको निश्चित अवस्था, स्तर र आवश्यकताका आधारमा फरक अवस्थामा फरक सिद्धान्त प्रयोग हुने गर्छन्। तर सबैभन्दा आधारभूत सिद्धान्त मानिने अब्राहम मास्लोको आवश्यकताको सोपानको सिद्धान्त हो। यसले कुनै पनि कर्मचारी उसको आवश्यकता पूर्ति हुने अभिलाषामा कुनै कामप्रति उत्प्रेरित हुन्छ। र मानिसको सबैभन्दा पहिलो आवश्यकता भनेको घाँस बाँस कपास जस्तो शारीरिक आवश्यकता, फिजियोलोजिकल निड हुन्छ। त्यो पूर्ति भइसकेपछि मानिस सुरक्षाको आवश्यकतामा प्रवेश गर्छ, उसलाई सुरक्षाको आवश्यकता पर्छ। त्यो भनेको चाहिँ जागिरको सुरक्षा, स्वास्थ्यको सुरक्षा अथवा शारीरिक सुरक्षा, यी सुरक्षाहरूको सुनिश्चितता हुनुपर्छ। अनि त्यो पनि पुरा भएपछि मान्छे सामाजिक आवश्यकतामा प्रवेश गर्छ, माया प्रेम विवाह सम्बन्ध परिवार आफन्त समाज, यो सामाजिक आवश्यकता हो। त्यो पनि पुरा भइसकेपछि मानिस अब यो स्टिम निड भन्छ, स्टिम निड मा प्रवेश गर्छ। अब स्टिम निड भन्दा माथि गएपछि चाहिँ गैर मौद्रिक, अहिलेका सामाजिक सम्म सबै मौद्रिक हुन् तपाईँले होइन, ती पैसासँग सम्बन्धित हुन्छ। पैसा नभए ती आवश्यकताहरू पुरा हुन सक्दैन। चाहे तपाईँको घाँस बाँस कपासका लागि पैसा खर्च गर्नु पर्यो, सुरक्षाका लागि पनि पैसै चाहियो, सामाजिक आवश्यकता तपाईँको पैसा भएपछि सबै हुन्छ है। माया प्रेम आफन्त परिवार छोराछोरी समाज भोज पार्टी भतेर, यो पैसा भए हुन्छ नभए हुँदैन, त्यहाँसम्म पैसाले पूर्ति हुन्छ। तर त्योभन्दा माथिको स्टिम निड भनेको चाहिँ के हो त भन्दाखेरि, अब उसलाई के चाहिन्छ त भन्दाखेरि रेकग्निसन चाहिन्छ, मान्यता सम्मान चाहिन्छ, आदर रिस्पेक्ट होइन यो चाहिन्छ। त्यसपछि गएर के चाहिन्छ, पुरस्कार चाहिन्छ, अवार्ड रिवार्ड, उसले उसको कामलाई रिवार्ड चाहिन्छ। अनि त्यस्तै गरिकन उसलाई के चाहिन्छ त भन्दाखेरि चाहिँ स्टिम निड भनेको इगो निड हो, खासमा त्यो आत्मसन्तुष्टिसँग सम्बन्धित हुन्छ। अनि उसलाई चुनौतीपूर्ण जिम्मेवारी दिनुपर्ने हुन्छ है, चुनौतीपूर्ण जिम्मेवारी दिनुपर्ने हुन्छ। यसरी यो स्टिम निडमा चाहिँ मान्यता सम्मान पुरस्कार अनि त्यस्तै गरिकन प्रतिष्ठा, अतिरिक्त जिम्मेवारी, चुनौतीपूर्ण जिम्मेवारी, नेतृत्व भूमिका, यस्ता कुराले चाहिँ उसको स्टिम निड पुरा हुन्छ। तर त्यो स्टिम निडबाट पनि पूर्ति भइसकेपछि अब ऊ चाहिँ सेल्फ एक्चुअलाइजेसन निडमा प्रवेश गर्छ। सेल्फ एक्चुअलाइजेसन निड भनेको के हो त भन्दाखेरि व्यक्तिले कुनै पनि काम गर्दाखेरि आफ्नो जीवनको अर्थ र उद्देश्य प्राप्ति हुन्छ भन्ने बोध गर्छ भने त्यो काम उसलाई दियो भने अब ऊ उत्प्रेरित हुन्छ। म किन जन्मेँ, मैले के गर्नु पर्थ्यो, मैले के गर्न बाँकी छ, के गरेर मरेँ भने मेरो जीवन सार्थक हुन्छ भन्ने उसले सोचिराखेको हुन्छ। र त्यो उसको जीवन सार्थक हुने, जीवन अर्थपूर्ण हुने, उसले गरेको कामबाट उसको यो जीवन र जीवन पर्यन्त पनि आफ्नो लाइफलाई मिनिङफुल बनाउने खालको काम दियो भने अब उसले गर्छ। त्यो बेलामा मौद्रिकले हुँदैन, मौद्रिक आवश्यकताले हुँदैन होइन। त्यसैले त्यो चाहिँ सेल्फ एक्चुअलाइजेसन निड भयो, यसरी हाइरार्की अफ निड। अब यो थ्योरी सबै अरू थ्योरीहरूको बेस हो। र नेपालको सन्दर्भमा कर्मचारी अनुत्प्रेरित हुनुको मूल कारण आधारभूत आवश्यकतै परिपूर्ति नभएको, कार्य वातावरण र संगठनका नीतिहरू उपयुक्त नभएका, सरुवा बढुवा वृत्ति विकास जस्ता कुराहरूमा असमानता र पूर्वानुमान योग्यता नभएको अवस्था, अनि त्यस्तै गरिकन यो सामाजिक सुरक्षाको सुनिश्चितता नभएको अवस्था आदि जस्ता तल्लो तह हाइरार्कीका तल्लो तहकै आवश्यकताहरू परिपूर्ति नभएको सन्दर्भमा नेपालमा चाहिँ बढी यो मास्लोको हाइरार्की अफ निड थ्योरीकै प्रयोग बढी महत्त्वपूर्ण छ। प्रयोग गरेर त्यो अनुसार कर्मचारीलाई उत्प्रेरित गराउनपट्टि लाग्नुपर्छ भनेर तपाईँले लेख्न सक्नुहुन्छ। अनि नेपालको निजामती सेवामा कर्मचारी उत्प्रेरणाको स्तर ज्यादै न्यून छ भनिन्छ, यसो हुनुका प्रमुख कारणहरूदेखि तिनको समाधानका उपाय समेत सुझाउनुहोस् भने हो। नेपालको निजामती सेवामा कर्मचारीको उत्प्रेरणाको स्तर न्यून छ, माथि पनि मैले भनिसकेँ, यसका प्रमुख कारणहरू देखाए अनुसार छन् भन्नु पर्यो। न्यून तलब भत्ता सुविधा, सामाजिक सुरक्षाका अपर्याप्त व्यवस्थाहरू, अनि त्यसपछि गएर वृत्ति विकासमा पूर्वानुमान योग्यता नहुनु अथवा पूर्वानुमान योग्यता रहित अस्थिर वृत्ति प्रणाली, अनि कर्मचारीहरूका बिचमा सेवा सुविधा र अवसरको असमान वितरण, अनि त्यस्तै गरिकन सङ्गठनको निजामती सेवाको समाजमा गिर्दो छवि, त्यस्तै गरिकन असल कार्य वातावरणको अभाव, अनि त्यस्तै गरिकन कार्यगत स्वायत्तता को कमी, सहभागितामूलक निर्णय पद्धतिको कमी, प्रभावकारी दण्ड र पुरस्कारको कमी होइन, अनि कार्य सम्पादनमा आधारित चाहिँ तलब भत्ता सुविधा अथवा कार्य सम्पादन र तलब सुविधाका बिचमा सङ्गति कायम गर्न नसकिनु है, आदि यस्ता खालका कारणहरू थुप्रै जिम्मेवार छन् भनेर तपाईँले कारणहरू दिनुपर्ने हुन्छ। तिनका समाधानलाई उल्टाउन सकिहाल्नुहुन्छ। पर्याप्त तलब भत्ता सुविधा गर्नु पर्यो, कामलाई के अरे तलब सुविधा र पुरस्कारलाई कामसँग जोड्नु पर्यो, अनि दण्ड र पुरस्कार प्रणाली प्रभावकारी हुनु पर्यो, निजामती सेवाको छविलाई सुधार गर्नु पर्यो, अनि त्यस्तै गरिकन यो के भन्छ अवसर सेवा सुविधाको समान वितरण हुनु पर्यो, वृत्ति विकास प्रणालीलाई पूर्वानुमान योग्य वस्तुगत र वैज्ञानिक बनाउनु पर्यो होइन, अनि यसरी चाहिँ तपाईँले त्यसलाई उल्टाएर लेख्न सक्नुहुन्छ। अब कार्य सम्पादन मूल्याङ्कनमा पुग्यौँ हामी। कार्य सम्पादन मूल्याङ्कनको परिचय दिँदै ठिक छ, कार्य सम्पादन परिचय दिँदै निजामती सेवामा यसको महत्त्वमाथि प्रकाश पार्नुहोस्। भेरी सिम्पल, कार्य सम्पादन मूल्याङ्कन भनेको सङ्गठनमा कर्मचारीलाई तोकिएको जिम्मेवारी अपेक्षाकृत स्तरमा निर्वाह गरेको छ कि छैन, अथवा सङ्गठनमा कर्मचारीलाई दिइएका कामहरू अपेक्षित स्तरको परिणामसहित सम्पादन गरिरहेको छ कि छैन भनी उसको सुपरिवेक्षकले लेखाजोखा गर्ने, रेखदेख गर्ने, लेखाजोखा गर्ने प्रणालीलाई कार्य सम्पादन मूल्याङ्कन भनिन्छ। भन्नुपऱ्यो सिम्पल, तर यो लेखाजोखामा मात्रै गएर टुङ्गिँदैन, लेखाजोखा गर्ने र त्यसका आधारमा उसलाई पुरस्कृत र दण्डित गर्ने प्रणालीलाई हामी कार्य सम्पादन मूल्याङ्कन भन्छौँ। कार्य सम्पादन मूल्याङ्कन कार्य सम्पादन व्यवस्थापन प्रणालीको मूल अङ्ग हो। सङ्गठनमा ओभरअल पर्फमेन्स म्यानेजमेन्ट सिस्टम हुन्छ, पर्फमेन्स म्यानेजमेन्ट सिस्टमले चाहिँ कसरी समग्र सङ्गठनको कार्य सम्पादन बढाउने भनेर विभिन्न व्यवस्थाहरू गर्छ, त्यसलाई पर्फमेन्स म्यानेजमेन्ट सिस्टम, कार्य सम्पादन व्यवस्थापन प्रणाली भनिन्छ। त्यो कार्य सम्पादन व्यवस्थापन प्रणालीको एउटा महत्त्वपूर्ण हिस्सा कार्य सम्पादन मूल्याङ्कन हो। कार्य सम्पादन मूल्याङ्कनले हरेक व्यक्तिलाई दिएको जिम्मेवारी तोकिएको वा अपेक्षा गरिएको स्तरमा सम्पादन गरेको छ कि छैन, पुरा गरेको छ कि छैन भनेर मूल्याङ्कन गर्ने र मूल्याङ्कनका आधारमा उसलाई पुरस्कृत र दण्डित गर्ने कुरालाई हामी कार्य सम्पादन मूल्याङ्कन भनिन्छ भन्छौँ। कार्य सम्पादन मूल्याङ्कनमा कोलन दिएर सबभन्दा पहिला कार्य जिम्मेवारी तोक्ने, मूल्याङ्कनका आधार र सूचकहरू उपलब्ध गराउने, अनि त्यसका आधारमा सुपरिवेक्षकले नियमित मूल्याङ्कन गर्ने, अनि अर्धवार्षिक र वार्षिक वा आवधिक मूल्याङ्कन गर्ने, अनि मूल्याङ्कनका आधारका रूपमा सेवाग्राही, अनि त्यस्तै गरिकन पियर्स भन्छ सँगै काम गर्ने कर्मचारीहरू आदिको धारणा र उनीहरूको प्रतिक्रियालाई पनि लिने, त्यसका आधारमा उसको अपेक्षित नतिजा र वास्तविक कार्य सम्पादनको तुलना गर्ने, अन्तर पहिचान गर्ने, त्यसमा सुधारका लागि तालिम प्रशिक्षण अभिमुखीकरण गर्ने, अनि उसलाई फुल फ्लेजमा कार्य सम्पादन गर्न दिने र वार्षिक कार्य सम्पादन मूल्याङ्कन गर्ने, त्यो मूल्याङ्कनका सन्दर्भमा कर्मचारीसँगै बसेर छलफल गर्ने, तिम्रो यति यति अङ्क आयो भनेर अनि अन्तिम मूल्याङ्कन गरेर उसलाई चाहिँ दण्ड पुरस्कृत वा दण्डित गर्ने जस्ता क्रियाकलापहरू पर्छन् भनेर लेख्नु पर्यो है। नेपालमा के अरे निजामती कर्मचारी परिचय दिँदै निजामती सेवामा यसको महत्त्वमाथि प्रकाश पार्नुहोस्। नाउ वाट इज द इम्पोर्टेन्स अफ पर्फमेन्स अफ प्राइज हल, हरेक सङ्गठनमा पनि तर निजामती सेवामा वा सार्वजनिक सेवामा यसको महत्त्व के हुन्छ भन्दा यो बहुउद्देश्यीय हुन्छ, कार्य सम्पादन मूल्याङ्कन तल पनि आउँछ। यसको महत्त्व चाहिँ अब तपाईँले अघि मोटिभेसनको जस्तो के त भन्दा व्यक्तिको कार्य सम्पादनमा आएका अवरोधहरू समयमै पहिचान गरी सुधार गर्ने एउटा मेजर चाहिँ तपाईँले है किन कार्य सम्पादन गर्न सकेका छैन, व्यक्तिको कार्य सम्पादनमा देखिएका समस्यालाई समयमै पहिचान गर्न र सुधार गर्न। अब मूल्याङ्कन गर्यो भने त अब के गर्न सकिन्छ, कहाँ समस्या छ पहिचान गर्न सकिन्छ, सुधार गर्न सकिन्छ। अर्को कर्मचारीको तालिमको आवश्यकता पहिचान गर्न है, ट्रेनिङ निड एसेसमेन्ट गर्नका लागि, किनभने कार्य सम्पादन राम्रो भएको छैन भने तालिम चाहिन्छ कि चाहिँदैन भनेर पहिचान गर्न सकिन्छ। अर्को कर्मचारीलाई उत्प्रेरित गर्न पनि कार्य सम्पादन मूल्याङ्कनले महत्त्वपूर्ण भूमिका खेल्छ, किनभने यहाँ कमजोरी यहाँ यो भनेर देखाइदिन्छ त्यसले, त्यो गर्दा ऊ काम गर्नप्रति अझ उत्प्रेरित हुन्छ। कार्य सम्पादन मूल्याङ्कनले कर्मचारी र सुपरिवेक्षकका बिचको सम्बन्ध पनि सुधार गरिदिन्छ, बारम्बार भेटघाट हुन्छ होइन, टक हुन्छ, कुरा हुन्छ, समस्या समाधान हुन्छ। अर्को चाहिँ कर्मचारीको कार्य सम्पादनको स्तर बढाउनका लागि, पर्फमेन्स लेभल बढाउनका लागि सङ्गठनको का सफलता वा सङ्गठनको उत्पादकत्व र प्रभावकारिता अभिवृद्धि गर्नका लागि कार्य सम्पादन मूल्याङ्कन चाहिन्छ, महत्त्व हुन्छ। अर्को चाहिँ सङ्गठनमा कार्य सम्पादन गर्ने असल कार्य राम्रो कार्य सम्पादन गर्ने कर्मचारीलाई पुरस्कृत र कमशल कार्य सम्पादन गर्ने वा तोकिएको काम नगर्ने कर्मचारीलाई दण्डित गर्नका लागि पनि यो कार्य सम्पादन मूल्याङ्कन। कार्य सम्पादन मूल्याङ्कन सङ्गठनको आन्तरिक व्यवस्थापकीय नियन्त्रणलाई प्रभावकारी गर्न पनि कार्य सम्पादन मूल्याङ्कनको महत्त्व रहन्छ र सङ्गठनको छवि उच्च बनाउन, समग्र सङ्गठनमा रहेका समस्या समयमै पहिचान गर्न र सुधार गर्न र कर्मचारीलाई सङ्गठनमा टिकाइ राख्नका निमित्त पनि कार्य सम्पादन मूल्याङ्कनको महत्त्व रहन्छ निजामती सेवामा। यसरी यसको महत्त्वमाथि प्रकाश पार्न सक्यो। निजामती कर्मचारीको कार्य सम्पादन मूल्याङ्कनका आधार के हुनुपर्छ, नेपालमा कस्ता आधारको प्रयोग भएका छन् लेख्नुहोस्। अब कर्मचारीको कार्य सम्पादन मूल्याङ्कनको आधार भनेको त के हुनुपर्छ भन्दाखेरि, सबभन्दा पहिला त उसको सम्पादित कामको परिणाम नै हुनुपर्छ। कति परिणाममा उसले काम सम्पादन गर्यो, पहिला कति उसलाई लक्ष्य दिएको थियो त्यसको तुलनामा कति। अर्को चाहिँ त्यस्तो सम्पादित कामको गुणस्तर हुनुपर्छ, त्यो गुणस्तरीय छ कि छैन भन्ने कुरा पनि हेर्नुपर्छ। अर्को चाहिँ तोकिएकै समयमा त्यो काम गरेको छ कि छैन भनेर समय, कार्य सम्पादन गर्न लगाएको समय, त्यो अर्को आधार हुनुपर्छ है। अनि त्यसपछि त्यो काम गर्न उसले कति लागत लगायो त, कति खर्च गर्यो त भन्ने कुरा, लागत पनि अर्को आधार हुनुपर्छ। त्यसैले QQTC भनेर भनिन्छ, क्वान्टिटी क्वालिटी टाइम एन्ड स्ट्यान्डर्ड, यो चारवटा हो मेन चाहिँ। त्योभन्दा बाहेक अरू आधार पनि हुन्छ कार्य सम्पादन मूल्याङ्कनका आधारहरू चाहिँ के हुन्छ त भन्दा, उसमा भएको अनुशासन, लगनशीलता, सृजनशीलता र नवीनता, सिक्न प्रतिको सिकाइ प्रतिको रुचि होइन, सिकाइ प्रतिको रुचि, इमान्दारिता आदि कुराहरू पनि कार्य सम्पादन मूल्याङ्कनका आधार। यो चाहिँ सुपरिवेक्षकले माइन्युटली अब्जर्भ गरिराखेको हुनुपर्छ, त्यसलाई पनि आधार बनाउनुपर्छ। र व्यक्तिको व्यक्तिगत प्रयत्न, उसले कुनै काम गर्नलाई तोकिएको भन्दा बाहेकको काम गर्न कति प्रयत्न गर्छ, त्यो पनि आधार हुनुपर्छ होइन। यसरी यी आधारका रूपमा लिन सकिन्छ भनेर सैद्धान्तिक चाहिँ 8, 9, 10 आधार लेख्न सक्नुहुन्छ। नेपालमा कस्ता आधारहरूको प्रयोग भएका छन् भने, डेफिनेटली नेपालमा चाहिँ अघि भनेको QQTCकै प्रयोग भएको छ। क्वान्टिटी अफ द पर्फर्म्ड वर्क, क्वालिटी अफ द पर्फर्म्ड वर्क, टाइम द्याट इज युज टु डु द्याट वर्क एन्ड देन स्ट्यान्डर्ड अफ द वर्क है, अथवा यो यी रि सरी स्ट्यान्डर्ड रिसोर्स अफ कस्ट अफ द वर्क है, कस्ट अफ द वर्क लागत, यी चारवटा कुरा समय, गुणस्तर, परिणाम र लागत, यसका आधारमा चाहिँ निजामती कर्मचारीको कार्य सम्पादन मूल्याङ्कन गरिन्छ। तर मूल्याङ्कन गर्दाखेरि कसरी गरिन्छ त भन्दाखेरि, उसलाई कार्यविवरण दिएको हुन्छ। कार्यविवरणमा खास चाहिँ ऐनले भनेअनुसार चाहिँ लक्ष्य तोकिएका काम दिनुपर्ने हुन्छ, लक्ष्य एन्युअल कार्यक्रम मार्फत तोकिएको हुन्छ। अहिले त हामी माइल स्टोन बनाउँछौँ, वार्षिक कार्ययोजना बनाउँछौँ, कर्मचारीसँग कार्य सम्पादन सम्झौता गर्छौँ, ती सबैमा लक्ष्य तोकिएको हुन्छ। त्यसैले त्यो लक्ष्य तोकिएको काम के थिए, ती काममा कति कति परिणाम, कति समयमा, कति लागत खर्च गरेर, कति कुन गुणस्तरको गरियो भनेर मूल्याङ्कन गरिन्छ भने अर्को लक्ष्य नतोकिएका कामको पनि मूल्याङ्कन गर्ने चलन छ। त्यो भनेको चाहिँ त्यो लक्ष्यभन्दा बाहिर कर्मचारीले आफ्नै इनिसिएसनमा के नवीनतम कामहरू गर्यो भनेर त्यसलाई पनि हेरिन्छ। त्यसैले नेपालमा लक्ष्य तोकिएका र लक्ष्य नतोकिएका कामको लागत, समय, परिणाम, गुणस्तर हेरेर के गरिन्छ, कार्य सम्पादन मूल्याङ्कन गरिन्छ। यसका आधारहरू चाहिँ यी हुन् भनेर लेख्नु पर्यो। अब कार्य सम्पादन मूल्याङ्कनको बहुउद्देश्यीय प्रयोगका बारेमा चर्चा गर्नुहोस्। कार्य सम्पादन मूल्याङ्कनको प्रयोग चाहिँ फरक धेरै खाले उद्देश्यहरूमा हुन्छ। अब यो भेरी सिम्पल, अघि माथि मैले महत्त्व लेखे जस्तै यसमा चाहिँ यो बहुउद्देश्यीय हुन्छ र यसले कर्मचारीका विभिन्न पक्षहरूमा प्रभाव पार्छ, महत्त्व राख्छ। त्यसैले यसको बहुउद्देश्यीय उपयोगलाई देहायअनुसार कर्मचारी र सङ्गठन दुइटै भन्नुपर्छ, देहायअनुसार उल्लेख गर्न सकिन्छ भनेर एकमा कार्य सम्पादन मूल्याङ्कन र कर्मचारीको वृत्ति विकास मेजर त त्यही हो, 40 अङ्क बढुवा होइन। दोस्रो उद्देश्य बहुउद्देश्यीय प्रयोग यसको के हो त भन्दा कार्य सम्पादन मूल्याङ्कन र तालिम आवश्यकता पहिचान, पर्फमेन्स अप्राइजरले के गर्छ, कर्मचारीको तालिमको निट प्रयोग पहिचान गर्छ। तेस्रोमा के हो त भन्दा कार्य सम्पादन मूल्याङ्कन र कर्मचारी तथा कर्मचारीको कार्य सम्पादन तथा सङ्गठनको समस्या समाधान, त्यसैले पर्फमेन्स अप्राइजल एन्ड प्रब्लम सुटिङ। कार्य सम्पादन मूल्याङ्कनले व्यक्तिको पनि कहाँ समस्या छ, सङ्गठनको पनि कहाँ समस्या छ पहिचान गर्न र समाधान गर्नलाई मद्दत गर्छ। कार्य सम्पादन मूल्याङ्कन र दण्ड पुरस्कार, त्यसका आधारमा दण्डित र पुरस्कृत गरिन्छ। कार्य सम्पादन मूल्याङ्कन र यो इन्सेन्टिभ यानि कि प्रोत्साहन, कार्य सम्पादनका आधारमा उसलाई प्रोत्साहन दिन सकिन्छ होइन। त्यस्तै गरिकन यो कार्य सम्पादन मूल्याङ्कन र कर्मचारीको सरुवा पदस्थापन त्यो पनि त्यसमा भर पर्छ, कार्य सम्पादन मूल्याङ्कनमा भर पर्छ है। यसरी यसका चाहिँ विभिन्न उद्देश्यहरू हुन्छन्, बहुउद्देश्यहरू हुन्छन्, ध्यायका बहुल उद्देश्यहरू हुन्छन् भनेर तपाईँले चाहिँ लेख्न सक्नुहुन्छ। अब अर्को चाहिँ नेपालको निजामती सेवामा के अरे नेपालको निजामती सेवामा कार्य सम्पादन मूल्याङ्कन सम्बन्धी के कस्ता व्यवस्था गरिएको छ संक्षेपमा लेख्नुहोस्। अब नेपालमा चाहिँ कार्य सम्पादन मूल्याङ्कन सम्बन्धमा के व्यवस्था गरिएको छ भन्दाखेरि कर्मचारीलाई कार्य विवरण अनिवार्य रूपमा दिनुपर्ने, अहिले पछिल्लो समयमा कर्मचारीसँग कार्य सम्पादन सम्झौता गर्नुपर्ने लक्ष्य तोकेर, त्यसपछि गएर प्रत्येक मन्त्रालयहरूले वार्षिक कार्यक्रमको चाहिँ माइल स्टोन भन्छ, माइल स्टोन सहितको वार्षिक कार्यान्वयन कार्ययोजना बनाउनु पर्ने, त्यसमा पनि लक्ष्य तोक्नुपर्ने, र हरेक मन्त्रालय निकायहरूले वार्षिक केपिआई भन्छ, की पर्फमेन्स इन्डिकेटर भन्छ, प्रमुख कार्य सम्पादन सूचकहरू तोक्नुपर्ने। ख्याल गर्नुहोस् है, मैले एकदम महत्त्वपूर्ण कुरा भनेको छु, यो ह्यान्डआउटमा नहुन पनि सक्छ, टिप्नु पर्यो तपाईँले। एक नम्बरबाट फेरि एकचोटि दोहोऱ्याइदिन्छु, एक नम्बरमा चाहिँ के गर्ने गरेछ त भन्दा कार्य विवरण अनिवार्य दिनुपर्ने, दुई नम्बरमा अहिले के गर्ने गरेछ भन्दाखेरि कर्मचारीसँग कार्य सम्पादन सम्झौता लक्ष्य तोकेर पर्फमेन्स कन्ट्राक्ट गर्ने गरेको छ, कार्य सम्पादन सम्झौता। तेस्रो नम्बरमा के गर्ने गरेको छ भन्दाखेरि प्रत्येक मन्त्रालय र निकायको के अरे वार्षिक कार्ययोजना बनाउने गरिएको छ, त्यहाँ पनि लक्ष्य तोकेर माइल स्टोन सहितको कुन समयमा कुन काम सक्ने भनेर माइल स्टोन सहितको वार्षिक कार्ययोजना बनाउने गरेको छ। अनि त्यसपछि अर्को चौथो नम्बरमा के गर्ने गरिएको छ त भन्दाखेरि चाहिँ केपिआई भन्छ, की पर्फमेन्स इन्डिकेटर, प्रमुख कार्य सम्पादन सूचकहरू हरेक निकायको वार्षिक कार्य सम्पादन सूचकहरू तोक्नुपर्ने। जस्तो एउटा निकायले यो वर्षमा यति रोजगारी सिर्जना गर्ने एउटा सूचक होला, अर्को सूचक चाहिँ यति किलोमिटर बाटो बनाउने भन्ने होला, यस्तो की पर्फमेन्स के भन्छ इन्डिकेटर केपिआई बनाउने गरेको छ। अब यिनीहरूका आधारमा कर्मचारीको मूल्याङ्कन चाहिँ अर्धवार्षिक र वार्षिक दुई किसिमको हुन्छ है, अर्धवार्षिक र वार्षिक, र 6 महिनामा पुसमा अर्धवार्षिक कार्य सम्पादन मूल्याङ्कन भनेर बुझाउनु पर्छ कर्मचारीले भनेदेखि, अनि यो चाहिँ के भन्छ असार मसान्त भित्रमा चाहिँ वार्षिक कार्य सम्पादन मूल्याङ्कन गरेर बुझाउनुपर्छ। साउनको पहिलो हप्ता यस्तै कतिमा, होइन साउनको पहिलो हप्ता जस्तो लाग्छ, वार्षिक कार्य सम्पादन मूल्याङ्कन भनेर बुझाउनु पर्ने हुन्छ। अब त्यसरी बुझाइएको कार्य सम्पादन मूल्याङ्कनमा अघि मैले भने नि दुई किसिमका कामहरू, लक्ष्य तोकिएका काम र लक्ष्य नतोकिएका कामको मूल्याङ्कन हुन्छ। लक्ष्य तोकिएका अघि भनेको केपिआई अथवा पर्फमेन्स कन्ट्राक्ट अथवा एनुअल एक्सन प्लान, त्यसमा लक्ष्य तोकिएका काम यो गरेको थिएँ, यति पर्सेन्ट भनेको थिएँ, यति पायो भनेर गरेँ भनेर। अर्को लक्ष्य नतोकिएको चाहिँ अब लक्ष्य नतोकिएका तर चाहिँ आफूले गरेका कामको सूची राखेर रा पेस गरिन्छ। अब यसरी तिनीहरूको के अरे मूल्याङ्कन चाहिँ के आधारमा हुन्छ भन्दा, अघि नै मैले भनिहालेँ यो क्वान्टिटी क्वालिटी टाइम र कस्ट है, क्युटिसीका आधारमा मूल्याङ्कन हुन्छ। यो परिणाम गुणस्तर समय र लागतका आधारमा कर्मचारीको मूल्याङ्कन हुन्छ। र अब कसले गर्छ भन्ने अर्को कुरा हो, इभ्यालुएट्स सुपरभाइजरले गर्छ। एक नम्बरमा कार्य सम्पादन मूल्याङ्कनको फुल अङ्क चाहिँ 40 हुन्छ, त्यो 40 अङ्कमध्ये सुपरिवेक्षकले 25 अङ्क दिन्छ, सुपरिवेक्षकले गर्छ। सुपरिवेक्षकले गरिसकेपछि पुनरावलोकनकर्ता भन्ने हुन्छ। पुनरावलोकनकर्ता भनेको चाहिँ सम्बन्धित विभागको विभागीय प्रमुख, कार्यालयको कार्यालय प्रमुख, त्यसले चाहिँ कति दिन्छ, 10 अङ्क दिन्छ। 25 र 10 35 भयो। अर्को पुनरावलोकन समिति भन्ने हुन्छ, पुनरावलोकन समितिले अरू 5 अङ्क दिन्छ। यसरी तिन तहमा मूल्याङ्कन हुँदो रहेछ, सुपरिवेक्षकले 25 अङ्क, पुनरावलोकनकर्ताले 10 अङ्क र पुनरावलोकन समितिले 5 अङ्क गरेर 40 अङ्कको कार्य सम्पादन मूल्याङ्कन पुसमा र साउनमा दुई पटक हुँदो रहेछ। अनि त्यसपछि गएर तिन तहबाट यसको मूल्याङ्कन हुँदो रहेछ, लक्ष्य तोकिएका र नतोकिएका कामको मूल्याङ्कन हुँदो रहेछ, तिन चारवटा क्राइटेरियाबाट हुँदो रहेछ, परिणाम गुणस्तर लागत र समयका आधारमा गरिँदो रहेछ, र त्यो चाहिँ कार्यविवरण वार्षिक कार्ययोजना अनि त्यसपछि गएर चाहिँ पर्फर्मेन्स कन्ट्र्याक्ट कार्य सम्पादन सम्झौतामा तोकिएका लक्ष्य र निकायको की पर्फर्मेन्स इन्डिकेटर केपिआईका आधारमा गरिँदो रहेछ। यी व्यवस्था छन् र कार्य सम्पादन मूल्याङ्कन बढुवाको मूल आधार छ नेपालमा है। कार्य सम्पादन मूल्याङ्कनका आधारमा हामीले कर्मचारी बढुवा गर्छौँ र त्यसमा चाहिँ 40-100 अङ्कमध्ये 40 अङ्क कार्य सम्पादन मूल्याङ्कनको हुन्छ बढुवामा। पुरस्कारमा पनि कार्य सम्पादन हेरिन्छ, सरुवामा पनि कार्य सम्पादन हेरिन्छ, मूल्याङ्कन हेरिन्छ, अतिरिक्त जिम्मेवारी काम यस्तो दिनु पर्यो भने पनि, र पदस्थापन गर्ने बेलामा नयाँ पदस्थापन भनेको एक ठाउँबाट अर्को, त्यसमा पनि कार्य सम्पादनलाई हेर्ने चलन छ। तर मूल रूपमा कार्य सम्पादनमा आधारित चाहिँ छैन, कार्य सम्पादनमा आधारित भएर इन्सेन्टिभ पनि दिने चलन छ। यस्ता व्यवस्थाहरू छन् भनेर लेख्नु पर्यो है। अब के समस्या छन् र तिनको समाधान के गर्नुपर्छ भन्दा चाहिँ मेन चाहिँ कार्य सम्पादन मूल्याङ्कन रिचुअल छ। रिचुअल भनेको अहिले सोह्र श्राद्ध तपाईँहरू धेरैले थाहा पाउनु भएको छ, कर्मकाण्डी, हामीले सोह्र श्राद्ध गर्छौँ, पितृलाई पिण्ड दिन्छौँ, के दिन्छौँ, पा माथि पाउँछन् भन्छौँ होइन। तर त्यो नमर्ने मान्छेले आएर भनेको छ, नगर्ने मान्छेलाई त्यो मैले गरेको कामले त्यहाँ पुगेको हुन्छ भन्ने थाहा छ, न हामी गर्ने कर्तालाई त्यो कुरामा विश्वस्त छौँ तर पनि हामी गरिराख्छौँ भनेको यो के हो त, कर्मकाण्डी। नतिजा नआउने, थाहा नहुने त्यसको परिणाम, त्यस्तो कामलाई हामी कर्मकाण्डी भन्छौँ, फर्मालिटी पुरा गर्ने होइन, त्यसैले त्यसलाई रिचुअल्स भनेर भनिन्छ है। त्यसैले हाम्रो कार्य सम्पादन मूल्याङ्कन चाहिँ रिचुअलिस्टिक कर्मकाण्डी चरित्रको छ, त्यो वस्तुगत वैज्ञानिक छैन। अब कार्य सम्पादन मूल्याङ्कनका सूचक र आधार पनि वैज्ञानिक र वस्तुगत छैनन्। अनि सबै सेवा समूह, सबै पद, सबै कामको कार्य सम्पादन मूल्याङ्कन फारम पनि एउटै छ, मापदण्ड पनि एउटै छ, आधार र सूचक पनि एउटै छन्, जुन वान साइज फिट अल हुनै सक्दैन। अर्को चाहिँ कार्य सम्पादन मूल्याङ्कन तपाईँले एक वर्षमा चार ठाउँमा सरुवा हुनुहुन्छ, वर्षभरि जेठसम्म तपाईँले एउटा हाकिमसँग काम गर्नुभयो, असारमा सरुवा भयो, 15 दिनपछि तपाईँले साउनमा नयाँ हाकिमलाई कार्य सम्पादन मूल्याङ्कन बुझाउनुहुन्छ। त्यसैले जसले उसको सुपरिवेक्षण गरेको उसले मूल्याङ्कन गर्ने चलन छैन। नयाँ सर्वस मूल्याङ्कनका बखत जुन सुपरिवेक्षकसँग छ उसैले उसको सबै कामको मूल्याङ्कन गर्ने चलन छ, त्यो समस्या छ। अर्को समस्या चाहिँ के छ त भन्दाखेरि, यो पुनरावलोकन समिति जसले कर्मचारीलाई नै चिन्दैन त्यसले पनि अङ्क दिने व्यवस्था छ। त्यो समितिले को कर्मचारी काम गर्यो गरेन थाहै हुँदैन, त्यसले मूल्याङ्कन गर्छ। अनि हामी कहाँ चाहिँ कार्य सम्पादन मूल्याङ्कनमा सहकर्मी, सेवाग्राही, उसको मातहतका कर्मचारी, उनीहरूको संलग्नता हुँदैन। तपाईँको सबअर्डिनेटले पनि त तपाईँको मूल्याङ्कन गर्न पाउनु पर्यो कस्तो गरिराखेको छ भनेर, सेवाग्राहीले मूल्याङ्कन गर्न पाउनु पर्यो, सहकर्मीले मूल्याङ्कन गर्न पाउनु पर्यो, यस्तो पद्धति छैन। यानि कि 360, 540 यस्तो यस्तो भन्छ, यस्ता खालका मूल्याङ्कन यो साइक्लिकल अथवा सबै पक्षलाई समावेश गरिएको कम्प्रिहेन्सिभ मूल्याङ्कन हुँदैन। अर्को कार्य सम्पादन मूल्याङ्कनमा के गरिन्छ त भन्दाखेरि, अनलेस अदर थिङ्स रिमेन द सेम होइन, एभ्रिबडी गेट्स 100 out of 100 होइन, अर्थशास्त्रमा हुन्छ नि अन्य थिम अन्य कुराहरू यथावत रहेमा 100 मा 100 पाउँछ। त्यो भनेको कोही कर्मचारी प्रति हाकिमलाई रिस उठेको छ भने घटाइदिएला, नत्र भने सबैको बराबर आउँछ, कामलाई हेरेर मूल्याङ्कन गरिँदैन। त्यसैले र कहिलेकाहीँ यो कार्य सम्पादन मूल्याङ्कन चाहिँ कर्मचारीलाई प्रतिरोध प्रतिशोध साध्ने है, उसप्रति प्रतिशोध साध्ने, बदलाव लिने वा उसलाई दुःख दिने नियतका रूपमा पनि प्रयोग गरिन्छ। खास गरी प्राविधिक सेवाहरूमा कार्य सम्पादन मूल्याङ्कन घटाइदिने र उसको बढुवा नहोस् भनेर नियतवश काट्ने, कतिपयमा त कार्य सम्पादन मूल्याङ्कनमै घुस खानेसम्मका निकृष्ट यो खालका पद्धतिहरू हामी कहाँ छन्, नभएका होइनन्। सो यस्ता खालका समस्याहरू छन् कार्य सम्पादन मूल्याङ्कन। र अघि भन्न त भनियो, बढुवा, सरुवा, पदस्थापन, पुरस्कार, यी सबै कुरालाई कार्य सम्पादन मूल्याङ्कनसँग टाइअप वास्तवमा चाहिँ गर्न सकिएको छैन। यता कता हुन्छ केही हदसम्म, तर पूर्ण रूपमा टाइअप गर्न सकिएको छैन। तालिमको आवश्यकता कार्य सम्पादन मूल्याङ्कनका आधारमा पहिचान गरिन्न। कार्य सम्पादन मूल्याङ्कन सहजीकरण गर्न, समस्या समाधान गर्न भन्दा पनि नियन्त्रण गर्ने औजारका रूपमा प्रयोग हुने गरेको छ। यस्ता खालका समस्याहरू छन्, समाधान गर्न उल्टाउनु पर्यो। अब अन्तिममा हामी निजामती सेवामा अवकाशमा पुग्यौँ। तपाईँ भर्नादेखि हुँदै हुँदै अब सेवाबाट अवकाश हुन लाग्नुभयो होइन। अब अवकाशमा चाहिँ कर्मचारी अवकाशका उद्देश्यहरू उल्लेख गर्दै निजामती कर्मचारीको अवकाशका आधारहरू के हुन्छन्, नेपालमा तिनीहरूको प्रयोगबारे टिप्पणी गर्नुहोस् भनेर छ। अवकाशका आधार अथवा अवकाश भनेको चाहिँ कुनै पनि सेवामा लामो अवधि कर्मचारीले काम गरिसकेपछि निश्चित सम्मान र न्यायचित आधारमा उसलाई सेवाबाट सम्मानजनक बहिर्गमन गराउने प्रक्रियालाई अवकाश भनिन्छ। फेरि दोहोऱ्याएँ, ध्यान दिनुहोस्, कर्मचारीले लामो समय कुनै सङ्गठनमा आफ्नो सेवा प्रदान गरेपछि, सङ्गठनलाई आफूले सेवा प्रदान गरेपछि त्यो सङ्गठनले उसलाई सम्मानजनक ढङ्गले न्यायचित र सम्मान आधारमा सेवाबाट बहिर्गमन गराउने कुरालाई हामी अवकाश भन्छौँ। अवकाशका आधार भनेर यहाँ सुरुमै भनेको छ, अवकाशका आधार, यस्तो अवकाशका आधारहरू खास गरिकन दुईटा हुन्छन्, एउटा उमेरको हद, अर्को सेवाको अवधि। दुईटा तरिकाले अवकाश हुन्छ। अब कारवाही गरेर निकाल्ने भनेको अवकाश होइन, निष्कासन हो त्यो है। त्यसैले एउटा के का आधारमा भन्दाखेरि उमेरको हद, अर्को सेवा अवधि, त्यसरी अवकाश हुन्छ होइन। कहिलेकाहीँ शैक्षिक अवकाशका प्याकेजहरू पनि आउँछन्, तर मेजर दुईटा आधारहरू हुन्छन्। उमेरको हद भनेको कर्मचारी त्यो देशको औसत आयु, बजारमा जनशक्तिको उपलब्धताको अवस्था आदिका आधारमा कति वर्षसम्म काम गर्न उपयुक्त हुन्छ भन्ने मुलुकले तोकेको हुन्छ। त्यसरी तोकेको उमेरको हद पुरा गरिसकेपछि स्वतः सेवाबाट अवकाश पाउँछ भने त्यसलाई उमेरको हदका आधारमा हुने अवकाश भनिन्छ। हामी कहाँ 58 वर्ष पुगेपछि निजामती कर्मचारीहरू, स्वास्थ्य सेवामा 60 वर्ष पुगेपछि, न्यायालयतिर न्यायाधीशहरू 63 वर्ष पुगेपछि, संवैधानिक निकायमा 65 वर्ष, शिक्षक 60 वर्ष, यस्तो भेरियस प्रोभिजनहरू छ। तर धेरै देशमा यस्तो हुँदैन, राजनीतिक नेता त कहिले पनि अवकाश हुँदैन, उसमा आर्यघाटमा पुगेपछि मात्रै अवकाश हुन्छ। भनेपछि यस्तो फरक फरक छ। तर हामीका निजामती भनेपछि 58 वर्ष अवकाशको उमेर तोकिएको छ भने अर्को चाहिँ सेवा अवधि भन्ने हुन्छ। सेवा अवधि चाहिँ निश्चित पदमा यति वर्ष मात्रै काम गर्न पाउने भन्ने हुन्छ, कि खास गरी माथिल्ला पदमा, नत्र भने यङ एजमा माथिल्लो पदमा पुग्यो अनि उमेरले मात्रै अवकाश हुने भयो भनेदेखि त्यसले अकुपाई गरेर बसिराख्छ। जस्तो कोही मान्छे चाहिँ 35 वर्षमा सहसचिव भयो, अब 60 वर्षमा रिटायर हुन्छ भने त त्यो मान्छे चाहिँ 35 वर्षपछि ढिलोमा 10 वर्षमा सचिव हुन्छ, अनि 45 वर्षमा सचिव भयो, अब सचिव कति वर्ष खाने भयो त भन्दाखेरि 15 वर्ष सचिव खाने भयो, त्यसपछि पछिको मान्छेले त चान्सै पाउँदैन। त्यसैले माथिल्लो पदमा चाहिँ उमेरको हद तोकिएको हुन्छ। हामी कहाँ सचिव र मुख्य सचिवको उमेरको हद तोकिएको छ। सचिव भएपछि जति वर्ष पुगे पनि 5 वर्ष सेवा गरेपछि स्वत अवकाश हुन्छ। मुख्य सचिव भएपछि जति वर्ष उमेर भए पनि 3 वर्ष सेवा गरेपछि स्वत अवकाश हुन्छ। त्यसैले उमेरको हद र चाहिँ सेवा अवधि दुईटा आधारमा अवकाश हुन्छन्। अवकाशका आधारहरू यिनीहरू नै हुन्। नेपालमा तिनीहरूको प्रयोग नेपालमा पनि त्यही हो, दुईटै छ। यो सबैमा लमसम चाहिँ उमेरको हद लाग्छ, तर सेवा समूह अनुसार फरक फरक छ। अघि भने 58, 60, 63, 65 यस्ता खालका व्यवस्थाहरू छन्। अनि तर चाहिँ सेवा अवधि चाहिँ सचिव र मुख्य सचिवको हकमा लागू हुन्छ। सचिव 5 वर्ष, मुख्य सचिव 3 वर्ष सेवा गरेपछि स्वत अवकाश प्राप्त गर्छ। अब ती किन यहाँ टिप्पणी गर्नुहोस् भनेको हो त, अवकाशका प्रयोगको अवस्थाबारे टिप्पणी गर्नुहोस् भन्दा अलिकति क्रिटिकल्ली, सेवा समूह अनुसार फरक फरक छ, जुन समानता र न्यायको सिद्धान्त अनुरूप भएन, मानिसको औसत आयु बढिराखेको छ, राज्यले लगानी थुप्रो गरे हुन्छ, कर्मचारी जब म्याच्योर्ड हुन्छ ऊ अवकाश भइहाल्छ, त्यसैले अहिले अवकाशको उमेर 58 वर्ष कम भयो, यसलाई बढाउनु पर्छ भन्ने पनि तर्क छ होइन। अनि त्यसपछि अवकाश भइसकेपछि अवकाशबाट बाहिर गएका कर्मचारीमा सरकारले ठुलो लगानी गरेको हुन्छ, 58 वर्षमै रिटायर भएर उसले त 85 वर्षसम्म काम गर्न सक्ने हुन्छ, उसको पोस्ट रिटायरमेन्टमा पनि राज्यले कसरी उपयोग गर्ने उसको ज्ञान सिप योग्यताको भन्ने हामीसँग योजना छैन। त्यसैले यो खालको कुराहरू छन् भनेर क्रिटिकल्ली लेख्नलाई टिप्पणी गर्नुहोस् भनेको, व्यवस्था पनि लेख्ने, त्यसको न कमजोर पक्षहरू पनि, आलोचनात्मक पक्षहरू पनि लेख्ने। कर्मचारी अवकाशका उद्देश्यहरू उल्लेख गर्दै नेपालको निजामती सेवामा कर्मचारी अवकाशको उमेर बढाउनु पर्ने बहस चलिरहेको सन्दर्भमा आफ्नो धारणा लेख्नुहोस् भनेको छ। अब कर्मचारी अवकाशका उद्देश्य के हुन्, किन अवकाश दिनुपर्छ निश्चित, उसले सकुन्जेल काम गर्न दिए भयो नि, हाम्रो राज सेवा राजप्रसाद सेवा भन्ने थियो, दरबारमा जागिर गर्ने कर्मचारीहरूलाई के गरी नियुक्ति दिइन्थ्यो भने निजले चाहेसम्म सेवामा रहने गरी जति 90 वर्षै पुगे पनि, त्यस्तो खालको अहिले पनि चिठीहरू छन् हामीसँग राजप्रसाद सेवाबाट यता प्रशासनमा समायोजन भएका, तर अब निजामती सेवाले गाइड गरेपछि ती त 58 वर्षमै रिटायर त हुन्छन्, तर उनलाई त्यहाँ दिएको नियुक्तिमा चाहिँ त्यसरी लेखेको छ। तर त्यस्तो हुँदैन, संसारमा हरेक सङ्गठनहरूले र व्यक्तिले आफ्नै जीवनबाट पनि रिटायर लिन्छ, बिजनेसम्यानले पनि अब म यति वर्ष 60 वर्ष पुगेँ अब म चाहिँ सेवानिवृत्त हुन्छु, किनभने जीवनका 4 वटा फेजहरू हुन्छन्, त्यो त तपाईँले पढ्नु भएकै होला होइन। ती 4 वटा फेजहरू मध्ये चाहिँ अब तपाईँले काम गर्ने भनेको इकोनोमिकल्ली एक्टिभ लाइफ भनेको 58-59 वर्षसम्म हो, संसारभरि तोकिएको पनि, त्यसैले 60 पुगेपछि चाहिँ खासमा प्रिन्सिपल्ली नेचुरल्ली अवकाश लिनुपर्ने हो, किन जीवनमा अरू पनि गर्नु, अवकाश लिनु भनेको अब गर्न नसक्ने केही पनि भनेर अरू पनि हुन्छ नि त जीवनमा काम, खालि जागिर अर्काको सेवा बिजनेस भनेर मात्रै हिँड्ने होइन, त्यो पछि अरू आफ्नो व्यक्तिगत कुराहरू हुन्छ। त्यसैले अवकाशका उद्देश्यहरू के हुन् त भन्दा, नम्बर एक चाहिँ लामो समय निजामती सेवामा योगदान पुर्याएपछि कर्मचारीलाई आराम गर्ने समय दिनु एक, दोस्रो कर्मचारीको व्यक्तिगत जीवनका निमित्त समय उपलब्ध गराउनु, उसको प्राइभेट लाइफका लागि उसलाई घुम्न जान मन लाग्ला, उसलाई कुनै दर्शन पढ्न मन लाग्ला, कुनै स्वतन्त्र व्यक्तिका रूपमा बस्न मन लाग्ला वा अरू केही गर्न, त्यसैले उसको व्यक्तिगत जीवनका लागि समय पनि उपलब्ध गराउनु। अर्को तेस्रो उद्देश्य भनेको चाहिँ बजारका युवा जनशक्तिलाई अवसर प्रदान गर्नु, पुरानो जनशक्तिलाई होल्ड गरेर राखिराख्यो भने ऊ युवाहरू कसरी आउँछन् त, त्यो अवसर प्रदान गर्नु सङ्गठनमा। अर्को चाहिँ के हो भने कर्मचारीले एउटा क्षेत्र एउटा सङ्गठनमा काम गरेर आर्जन गरेको ज्ञान अर्को क्षेत्रमा उपयोग गर्न दिनु, अब रिटायर भएपछि कुनै ब्याङ्कको सिइओ होला वा चाहिँ भनौँ न अर्को संवैधानिक निकायमा गएर काम गर्ला वा उसले समाजमै कुनै संस्था चलाउला, व्यवसाय गर्ला वा के गर्ला भनौँ न, त्यो ज्ञान शिव क्षेत्रको उपयोग अर्को क्षेत्रलाई पनि गर्ने मौका दिनु, वा अर्को क्षेत्रले पनि कर्मचारीबाट लाभ लिने मौका पाउनु, वा कर्मचारीले आफ्नो जीवनको उत्तरार्धमा गर्नुपर्ने काम हुन्छ जस्तो अध्यात्ममा लाग्ने कुरा होला, अथवा देश विदेश दर्शन घुमफिरको कुरा होला, परिवारलाई समय दिने कुरा होला, यसका लागि चाहिँ उसलाई मौका दिनु, र अर्को चाहिँ स्वतन्त्र नागरिकको जीवन जिउने अवसर पनि दिनु। खालि सरकारको मान्छे बोल्नु पनि भएन, लेख्नु पनि भएन, एकदम सजग हुनु पर्यो, होइन, अनुशासनमा रहनु पर्यो, आचरणमा रहनु पर्यो, त्योभन्दा बाहिर गएर स्वतन्त्र नागरिकको रूपमा जीवनयापन गर्ने मौका पनि दिनु। यी यस्ता खालका उद्देश्यहरू हुन्छन् अवकाशका, होइन। अनि नेपालको निजामती कर्मचारीको बढाउनु पर्ने बहस चलिरहेको सन्दर्भमा तपाईँलाई के लाग्छ भन्दा, अब तपाईँले चाहिँ अघि नै बुझिहाल्नुभयो, खास गरी उमेर कति हुने भन्ने कुरा चाहिँ दुईवटा तिनवटा कुराले डिटरमाइन गर्छ। एउटा चाहिँ औसत आयु कति छ देशमा, दोस्रो चाहिँ जनशक्तिको उपलब्धता कति छ बजारमा, र तेस्रो चाहिँ उसमा गरेको लगानीलाई राज्यले के गरेर बढी फाइदा लिन सक्छ। यो तिनवटा कुराले अवकाशको उमेर कति हुने भन्ने निर्धारण गर्छ। त्यसैले नेपालमा चाहिँ अब यो भनेको के हो भने, औसत आयु बढी छ भने बढी वर्षसम्म उसले काम गर्न सक्छ भनेर उमेरको हद बढाइनुपर्छ। दोस्रो, बजारमा जनशक्तिको अभाव छ भने तिनै मान्छेलाई लामो समयसम्म काम लगाउनु पर्छ। बढी जनशक्ति पर्याप्त तीभन्दा सक्षम छन् भने छोटो अवधिमै अवकाश दिए पनि हुन्छ। अर्को चाहिँ राज्यले ठुलो लगानी गरे हुन्छ, ऊ कार्य सम्पादन गर्न सक्षम कन्फिडेन्ट भएको बेलामा अवकाश गर्दाखेरि उसलाई पेन्सन पनि दिनुपर्छ, नयाँ मान्छेलाई फेरि तलब पनि दिनुपर्छ, दोहोरो बोझ पर्छ। त्यसैले गर्दाखेरि त्यो लगानी गरेको मान्छे सक्षम पर्फर्मेन्स गर्न सक्ने भएकै मान्छेलाई केही समय लामो समयसम्म लाँदाखेरि राज्यको वित्तीय दायित्व पनि कम पर्छ र बढी लाभ पनि लिन सक्छ भन्ने यी तिनवटा कुराले उमेरको हद कति हुनुपर्छ भन्ने निर्धारण गर्छ। अब नेपालमा चाहिँ के छ भने, प्रत्येक वर्ष 6 लाख युवा नयाँ जनशक्ति बजारमा रोजगारीको खोजीमा आउँछन्। त्यसैले यहाँ चरम बेरोजगारी छ, यानि कि 11% बेरोजगारीको अवस्था छ। यो अवस्थामा अहिले नयाँ टेक्नोलोजी, ज्ञान, नलेज र एक्सपर्टिज बोकेका मान्छेहरू पनि आइराखेका छन्। पछिल्लो समयमा निजामती सेवामा परिवर्तन र प्रविधिको इन्भेस्टमेन्ट गर्न पनि त्यस्तो जनशक्तिको आवश्यकता छ नेपालको सन्दर्भमा कुरा गर्नुपर्दा। यो कारणले गर्दाखेरि, र अर्को चाहिँ के अरे, पुरानो जनशक्ति पञ्चायतकालीन कर्मचारी तन्त्रीय पद्धति र शैलीबाट हुर्किएको हुँदा त्यो लिगेसी बोकेर आएकोले त्यसले चेन्जलाई ड्राइभ गर्न नसकेको, लेथार्जिक भएको, प्रक्रिया र नीति उन्मुख, के अरे, कानुन ऐन नियम उन्मुख भएको भन्ने आरोपहरू लागिरहेको सन्दर्भमा तत्काल निजामती कर्मचारीहरूको उमेरको हद बढाउनु उपयुक्त हुँदैन भन्ने मलाई लाग्छ भन्न पनि सक्नुभयो। अर्को चाहिँ तपाईँले औसत आयु बढिराखेको छ, लगानी राज्यको थुप्रो परेको छ, राज्यसँग यो अतिरिक्त अनफन्डेड लायबिलिटी बढ्दै गएको छ, पेन्सन भत्ता सुविधा तलबको, त्यो अवस्थामा कर्मचारीकै सङ्ख्या कटौती गर्नुपर्ने अवस्था छ। यो अवस्थामा चाहिँ निजामती कर्मचारीहरूको, अन्य साउथ एसियामा पनि 60 वर्षभन्दा बढी नै छ, अरू विदेश युरोपियन मुलुकहरूमा त 65, 70, 72, 75 पनि अवकाशको उमेर छ। त्यो हेर्दाखेरि हामीले कर्मचारीको उमेर चाहिँ बढाउनु पर्छ भनेर पनि भन्न सक्नुहुन्छ। जुन धारणा राखे पनि केही फरक पर्दैन, बढाउनु हुँदैन भने पनि केही फरक परेन, तर तपाईँले कारणसहित पुष्टि दिनु पर्यो। बढाउनु पर्छ भने पनि केही फरक पर्दैन, कारणसहित पुष्टि दिनु पर्यो, वा बिचमा गएर बढाउन चाहिँ बढाउने, अहिलेदेखि लागू हुने गरी नबढाउने, प्रत्येक वर्ष चाहिँ यो 2 महिना 1 महिना गर्दै गर्दै गर्दै बढाएर 5 वर्षमा बल्ल 60 पुर्याउने भन्नु पनि सक्नुहुन्छ। यु डु ह्याभ, तर लजिक दिनु पर्यो, कसैलाई मार पर्दैन त्यो हुँदाखेरि आदि इत्यादि भनेर भन्नु पर्यो है। अन्तिममा चाहिँ रिटायर दि रिटायरमेन्ट भन्ने भनाइको आशय व्याख्या गर्दै, नेपालमा सार्वजनिक सेवाबाट अवकाश भएका जनशक्तिको क्षमताको राज्यले उपयोग गर्न के गर्न सकिन्छ मौलिक सुझाव दिनुहोस्। रिटायर दि रिटायरमेन्ट भनेको चाहिँ के भने, मान्छे कहिले पनि रिटायर हुँदैन है, एउटा सेवाबाट बाहिरिँदैमा ऊ रिटायर होइन, उसले सक्रिय जीवन जिउँछ, अर्को सेवा गर्छ, अर्को पेसा गर्छ, अर्को काम गर्छ। त्यसैले अहिले फेरि जनसङ्ख्या घट्दो छ, मान्छे आइडियल बस्नु हुँदैन, अर्काकोमा निर्भर भएर आश्रित जनसङ्ख्या भएर बस्नु हुँदैन र मान्छेलाई अन्तिम अवस्थासम्म सक्रिय राख्नुपर्छ र हरेक व्यक्तिले आफूलाई रिटायर बट नट टायर्ड, होइन सेवाबाट बाहिर निस्केको तर थकित भएको होइन भन्ने मान्यताको आधारमा रिटायरमेन्टलाई सधैँका लागि रिटायर गर्नुपर्छ र अन्तिम अवस्थासम्म काममा इङ्गेज हुनुपर्छ भन्ने भनाइ नै रिटायर द रिटायरमेन्ट हो। राज्यले कर्मचारीलाई ठुलो लगानी गरेर भर्ना गर्छ, तालिम दिन्छ, बढुवा गर्छ, विदेशमा पढ्न पठाउँछ, एक्सपोजर भिजिटमा पठाउँछ, सेवा सुविधा दिन्छ, पेन्सन दिन्छ। त्यसैले ऊ सेवाबाट निश्चित अवधि पुगेपछि निकाल्नुपर्छ, त्यो नियमै हो। तर सेवाबाट निस्किसकेपछि पनि राज्यले उसको एक्सपर्टिजलाई चाहिँ उपयोग गरिरहनुपर्छ र उसलाई रिटायर भएको भान हुन दिनु हुँदैन भन्ने भनाइ चाहिँ रिटायर द रिटायरमेन्टको आशय हो। नेपालमा सार्वजनिक सेवाबाट अवकाश भएका जनशक्तिको क्षमता राज्यले उपयोग गर्न के गर्नुपर्छ त भन्दाखेरि चाहिँ उनीहरूको पहिला रोस्टर बनाउनु पर्यो। एक नम्बरमा को को कर्मचारी रिटायर भए तिनीहरूको योग्यता, विशिष्टीकृत ज्ञान, सिप, अनुभव, तालिम, शैक्षिक योग्यता के हो त्यसको रोस्टर बनाउनु पर्यो। दोस्रोमा राज्यले गठन गर्ने अस्थायी प्रकृतिका संरचना, समिति, कार्यदल, अध्ययन समूह होइन वा कुनै आयोग, यिनीहरू जुन गठन गरिन्छ, छानबिन आयोग हुनसक्छ, तिनीहरूमा ती कर्मचारीलाई उनीहरूको विशेषज्ञताका आधारमा तिनीहरूलाई काम लगाउने। तर त्यसरी काम लगाउँदा दोहोरो सुविधा नदिने, नयाँ मान्छेलाई त्यहाँ भत्ता, तलब, गाडी सुविधा दिनुपर्छ, पेन्सन खानेलाई पेन्सनकै भरमा ल यहाँ गर, नत्र यताको सुविधा लिन्छौ भने पेन्सन पाउँदैनौ भनेर प्रयोगमा ल्याउने। त्यसपछि गएर उनीहरूलाई हामीले चाहिँ न गैर वेतनिक काम जस्तो मन्त्रालयमा सल्लाहकारका रूपमा राख्न सकिन्छ होला, वा मानौ ऊ आफ्नै गाउँमा घरमा गएर बस्छ भने त्यहाँको गाउँपालिकाको सल्लाहकार हुनसक्छ होला, अथवा चाहिँ विद्यालयको वा केहीको, यसरी उसलाई उपयोग गर्नका लागि नम्बर एक रोस्टर बनाउनु पर्यो, नम्बर दुई राज्यले चाहिँ यस्ता किसिमका गैर वैतनिक पदहरू सिर्जना गरेर तिनीहरूमा उसको विज्ञता अनुसार परिचालन गर्नु पर्यो, नम्बर तिन राज्यले खर्च बेहोरेर गठन गर्ने विभिन्न समिति, कार्यदल, अध्ययन समूह, आयोग, अस्थायी प्रकृतिकामा बाहिरको मान्छेलाई अतिरिक्त पैसा तिरेर नल्याइकन सेवानिवृत्त कर्मचारीहरूलाई उनीहरूको क्षमताका आधारमा यो पेन्सनमै रहेर काम गर्ने गरिकन प्रयोग गर्नु पर्यो। नम्बर पाँच नीति योजना कार्यक्रम आदि बनाउँदाखेरि सेवानिवृत्त कर्मचारीहरूको फोरममा छलफल गरेर उनीहरूको राय सुझाव लिने गर्नु पर्यो। नम्बर छ नीति सिफारिसका लागि, योजना ऐन कानुन यिनीहरू सिफारिसका लागि सेवानिवृत्त कर्मचारीहरूको थिङ्क ट्याङ्क गठन गरेर उनीहरूबाट मस्यौदा गराएर प्राप्त भएकोलाई अनि हाल बहालवाला कर्मचारीले छलफल गरेर अन्तिम रूप दिने गरिकन पनि प्रयोग गर्न सकिन्छ। अनि स्थानीय तहका संस्थाहरू, कार्यालयहरू, स्थानीय सरकारहरू र इभन केन्द्रीय तहका मन्त्रालयहरू यिनीहरूको गैर वैतनिक सल्लाहकारका रूपमा पनि निजामती कर्मचारीहरूलाई रिटायरमेन्ट पछि प्रयोग गर्न सकिन्छ, न कि अहिलेको जस्तो दौडधुप गरेर बेतलबी वेतनकारी नियुक्ति पाउने, यसलाई चाहिँ खारेज गर्नुपर्छ। नियुक्ति नै दिए पनि सेवानिवृत्त भएको 2 वर्ष 3 वर्ष काहीँ पनि नियुक्ति लिन नपाइने बनाउनुपर्छ। त्यो पछि 58 वर्षमा नियुक्त हुन्छ, के अरे निवृत्त हुन्छ, 59, 60, 61, 62 पुग्छ अनि 63, 64, 65 त संविधान निकायबाट पनि रिटायर हुने हुन्छ, उसको लिङ्केजेसहरू टुट्छ। खालि यिनै कर्मचारीलाई नै अनि सचिव पनि हुने, मुख्य सचिव पनि हुने अनि तिनले नियुक्ति खाइराख्ने गर्दाखेरि चाहिँ यिनले अन्तिम अवस्थामा पुगेर काम गर्नुभन्दा बढी रिटायर हुन हुन 1 वर्ष जति बाँकी राखेको रहेपछि वा सचिव भएको 1-2 वर्ष पछाडिबाट नेताको चाकडी, राजनीतिक दलको घर दैलो, झोला बोक्ने, जे भन्यो त्यही गर्ने, आफ्नो हितभन्दा उसको हितको लागि काम गर्ने र रिजाउने र अन्तिममा नियुक्ति पाउने काममा मात्रै केन्द्रित हुन्छन्। तिनीहरूले चाहिँ त्यो मन्त्रालयको, जनताको, देशको हितमा भन्दा माइन्डलाई, आफ्नो बौद्धिकतालाई प्रयोग गरेर भन्दा चाकडी, चाप्लुसी, गणेश प्रवृत्तिमै उनीहरूले समय खेर फाल्छन्। त्यस्तो गर्नु हुँदैन, रिटायरमेन्ट पछि पेन्सन दिएकै छ, उनीहरूलाई गैर वैतनिक ढङ्गले चाहिँ राज्यले उपयोग गर्नुपर्छ, नयाँ नियुक्ति दिने कुरा बन्द गर्नुपर्छ भनेर लेख्नु पर्यो। यति नै भनेर मैले यो तपाईँहरूलाई सकेँ। आज धेरै समय पनि गयो, क्वेसन तपाईँहरूको पक्कै पनि छैनन् जस्तो लाग्छ मलाई। अब मैले गुड नाइट भन्नुपर्छ जस्तो लाग्यो। ल केही छ भने एउटा कसैले केही भन्न चाहनुहुन्छ भने, नभए भरसक नभन्नुहोस् अब, यहाँ म्यासेज धेरै आएछ। रेकर्ड पर्मिसन दिन मिल्दैन, यो कसले भने यस्तो त गर्नै पाइँदैन। रेकर्ड मैले भेट्टाएँ भने तपाईँलाई